चाहिँ हामीले पहिला प्रतिनिधि सभा र राष्ट्रिय सभा बिचको अन्तर सम्बन्ध भन्ने टपिकमा छलफल गर्छौँ भनेर, र प्रतिनिधि सभा र राष्ट्रिय सभा बिचको अन्तर सम्बन्धमा चाहिँ एक सदनात्मक संसद भने कस्तो, दुई सदनात्मक संसद भने कस्तो हो, र यिनीहरूका सबल दुर्बल पक्षहरूको बारेमा चर्चा गर्दै, अनि दुईवटा सदनहरू बिचमा चाहिँ कस्तो अन्तर सम्बन्ध हुन्छ, कुन कुन विषयमा भन्ने विषयमा छलफल गर्छौँ। र मैले अब यहाँहरूलाई संसद भने के हो भनेर भनिरहनु परेन, संसदको अवधारणा र संसदका काम लगायतका विषयहरू हामीले हिजै चर्चा गरिसकेका छौँ, र आज चाहिँ हामीले यो प्रतिनिधि सभा र राष्ट्रिय सभा बिचको अन्तर सम्बन्ध भन्ने टपिकमा हामी ठ्याक्कै चाहिँ प्रवेश गर्छौँ। यो संसदलाई कहीँ कङ्ग्रेस भन्छ, कहीँ पार्लियामेन्ट भन्छ, होइन, कहीँ संसद भन्छ, कहीँ व्यवस्थापिका भन्छ, यो विभिन्न नामहरूले पुकार्ने गरिन्छ। हाम्रो नेपालमा पनि यसभन्दा अगाडि व्यवस्थापिका भनिन्थ्यो, व्यवस्थापिका संसद भनिन्थ्यो, पहिला संसद भनिन्थ्यो, बिचमा व्यवस्थापिका संसद भनियो, फेरि अहिले फेरि सङ्घीय संसद भनिन्छ। जुनसुकै नामबाट पुकारिए तापनि यसको चाहिँ अङ्ग्रेजी मिनिङ भनेको पार्लियामेन्ट अर्थात् लेजिस्लेचर भन्ने नै हुन्छ। र विश्वमा चाहिँ संसदलाई यसको सदनको सङ्ख्याका आधारमा दुई भागमा बाँड्ने गरिन्छ। संसदलाई यसको सदनको सङ्ख्याका आधारमा दुई भागमा वर्गीकरण गरिएको छ, एउटा युनिक्यामेरल लेजिस्लेसन र अर्को बाई क्यामेरल लेजिस्लेचर, होइन, एउटा युनिक्यामेरल लेजिस्लेचर र अर्को बाई क्यामेरल लेजिस्लेचर, अर्थात् एक सदनात्मक संसद र दुई सदनात्मक संसद गरेर बाँडिएको हुँदो रहेछ। संसदमा एउटा मात्रै सदन छ भने त्यसलाई एक सदनात्मक संसद भनिन्छ, एउटा मात्रै सदन भएको संसदलाई एक सदनात्मक संसद भनिन्छ, एउटा मात्रै सदन भएको संसदलाई एक सदनात्मक संसद भनिन्छ भने, दुईवटा सदन भएको संसदलाई दुई सदनात्मक संसद भनिन्छ। बाइकामेरल लेजिस्लेचर भनेको दुईवटा सदन भएको संसद। त्यसरी यसलाई सङ्ख्याका आधारमा, सदनको सङ्ख्याका आधारमा दुई भागमा बाँडिएको रहेछ। अब हामी पहिला यो एक सदनात्मक संसदका सबल पक्षहरू दुर्बल पक्षहरू के हुन् र त्यसपछि गएर दुईवटा सदन सहितको संसदका पनि केही आफ्नै सबल र दुर्बल पक्षहरू छन् त्यतातिर जाउँ। मैले एक सदनात्मक संसद भनेको के हो भन्ने कुरा त्यहाँलाई भनिसकेँ। संसदमा एउटा मात्रै सदन छ भने त्यसलाई एक सदनात्मक संसद भनिन्छ। खास गरेर एउटै सामाजिक वर्ग, जाति र धार्मिक समूह भएका मुलुकहरूमा विशेष गरी एक सदनात्मक संसद बढी प्रचलनमा देखिन्छ। एउटै सामाजिक वर्ग, जाति र धार्मिक स्वार्थ भएका मुलुकहरूमा एक सदनात्मक संसद रहेको पाइन्छ, र यो एक सदनात्मक संसद विशेष गरी एकात्मक मुलुकहरूमा बढी उपयुक्त हुन्छ। एकात्मक मुलुकहरूमा विशेष गरी एकात्मक संसद उपयुक्त मानिन्छ। अब यसका यो एकात्मक एउटा मात्रै सदन भएको संसद अर्थात् एक सदनात्मक संसदका सबल पक्षहरू के हुन् त भन्दा, यो एक सदनात्मक संसदको राम्रो पक्ष भनेको विधायकी प्रक्रिया सरल हुनु। नम्बर वान, विधायकी प्रक्रिया लेजिस्लेटिभ प्रोसेस चाहिँ एकदम सरल हुन्छ। कसरी भन्नुहोला, अब कानुन निर्माण गर्ने जुन चरण हुन्छ, अब त्यो सबै चरणहरू एउटै मात्रै सदनले पुरा गर्ने भयो नि त, एउटाले पारित गरेर अर्कोमा पठाउनु परेन, फेरि दुईवटा भएको अवस्थामा त दुईवटा, एउटाले पारित गरेर अर्कोमा पठाउनु पर्ने हुन्छ, अर्कोले फेरि संशोधन गर्यो भने फेरि के गर्ने, लामो समय फिर्ता गरेन भने के गर्ने, होइन? दुईवटा सदन भएका मुलुकहरूमा विधायकी प्रक्रिया झन्झटिलो हुन्छ भने यसको ठिक विपरीत एक सदनात्मक संसद भएका मुलुकहरूमा विधायकी प्रक्रिया सरल हुन्छ। हाम्रो यो कानुन निर्माण प्रक्रिया हेर्नुभयो भने पहिला यो 63 सालको संविधानमा एक सदनात्मक संसदको व्यवस्था थियो, त्यसमा यहाँले कानुन निर्माण प्रक्रिया पढ्दाखेरि धेरै सजिलो लाग्थ्यो, इजी लाग्थ्यो। अहिले चाहिँ दुई सदनात्मक संसद छ, त्यो कानुन निर्माण प्रक्रिया मलाई लाग्छ तपाईँहरूले धेरै पटक पढ्दाखेरि पनि त्यो प्रोसेस चाहिँ कहाँ कहाँ तपाईँलाई अप्ठ्यारो लाग्दो हो जस्तो लाग्छ मलाई, होइन? त्यसैले एक सदनात्मक संसदमा विधायकी प्रक्रिया सरल हुन्छ, किनभने त्यो सबै प्रक्रियाहरू एउटै मात्रै सदनले पुरा गर्छ कि, होइन? त्यसले गर्दा विधायकी प्रक्रिया सरल हुनु यसको एउटा सबल पक्ष हो। त्यसपछि यो यसको अर्को चाहिँ राम्रो पक्ष भनेको कानुन निर्माणमा शीघ्रता हुनु, छिटो हुन्छ कि कानुन निर्माणमा शीघ्रता आउँछ यसमा चाहिँ, कसरी भन्नु होला? एउटा सदनले पारित गरेर राष्ट्रपतिकोमा पठाए भइहाल्यो, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐन बनिहाल्छ। तर दुई सदनात्मक संसदमा एउटा सदनले पारित गरेर राष्ट्रपतिकोमा पठाउन पाइँदैन, अर्को सदनमा पठाउनु पर्ने हुन्छ। हाम्रो राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको विधेयक प्रतिनिधि सभाले 4 वर्ष राखे पनि केही पनि हुँदैन, वर्षौँदेखि रोकिएका छन् त्यहाँ, होइन? तर एउटा मात्रै सदन हो भने त उसले पारित गरेपछि अर्कोमा पठाउनु परेन, सिधै चाहिँ प्रमाणीकरणका लागि पठाउँछ, जसले गर्दा छिटो हुन्छ कि। एक सदनात्मक संसदको राम्रो पक्ष भनेको यो कानुन निर्माण प्रक्रिया चाहिँ छिटो छरितो हुन्छ, छिटो कानुनहरू बन्दो रहेछन्। त्यसपछि यसको अर्को राम्रो पक्ष भनेको सरकारी लागत घट्ने, जहाँ युनिक्यामेरल लेजिस्लेचर हुन्छ त्यहाँ चाहिँ लागत चाहिँ कम पर्छ कि, किनभने एउटै मात्रै सदन भएपछि सांसदहरू पनि थोरै हुने भए अनि त्यसका लागि आवश्यक पर्ने संरचनाहरू, भौतिक संरचनाहरूदेखि लिएर जनशक्तिदेखि लिएर हरेक कुराहरू चाहिँ एउटै मात्रै भए भयो नि त। तर दुई सदनात्मक संसद हो भने त अलग अलग सभा हुनुको व्यवस्था गर्नु पऱ्यो, बैठक कक्षको व्यवस्था गर्नु पऱ्यो, पदाधिकारीको व्यवस्था गर्नु पऱ्यो, सांसद पनि धेरै हुन्छन्, होइन? त्यही किसिमले चाहिँ जनशक्ति चाहिँ आवश्यक पर्छ, त्यसले गर्दा सरकारी लागत कम हुने। हाम्रोमा पहिला म सङ्घीय संसदमा सेक्सन अफिसरको रूपमा चाहिँ त्यहाँ जाँदाखेरि एक सदनात्मक संसद थियो, त्यहाँ जति कर्मचारी थिए त्यसैले काम चलिरहेकै थियो। अहिले 72 सालको संसद संविधानपछि दुई सदनात्मक संसदको व्यवस्था गरियो र कर्मचारीहरू धेरै नपुग भएर ठुलो सङ्ख्यामा एकैपटकहरू कर्मचारीहरू माग भएको थियो नि त। अहिले पनि थुप्रै त्यहाँ दरबन्दीहरू अहिले पनि रिक्त छन्। मतलब दुईवटा सदन भएपछि त्यो खर्च पनि स्वाभाविक रूपमा बढी पर्दो रहेछ। त्यो भएर सरकारी लागत कम हुनु दुई सदनात्मक एक सदनात्मक संसदको अर्को राम्रो पक्ष मानिन्छ। त्यसपछि यसको अर्को सबल पक्ष भनेको दुई सदनात्मक संसदमा जस्तो दुई सदनात्मक संसदमा जस्तो दुई सदन बीच द्वन्द वा गतिरोधको अवस्था नहुनु, दुई सदनात्मक संसदमा जस्तो दुई सदनहरू बीच द्वन्द वा गतिरोधको अवस्था गुन्जायस नहुनु, त्यस्तो अवस्था नै हुँदैन नि त। दुईटा सदन भयो भने दुईटा सदनहरू बिचमा द्वन्द्वको स्थिति आउन सक्छ, दुईवटा सदनहरू बिच द्वन्द्वको अवस्था आएपछि संसदीय काम कारवाही नै प्रभावित हुन सक्छन् कि। तपाईँलाई एउटा उदाहरण दिन्छु म, तपाईँहरूले कतिको सुन्नुभयो न्युजमा, यसभन्दा पहिला राहदानी विधेयक सङ्घीय संसदमा दर्ता भयो, प्रतिनिधि सभाले त्यसलाई पारित गर्यो, प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठायो, राष्ट्रिय सभामा गएको विधेयक चाहिँ 2 महिनाभित्र राष्ट्रिय सभाले फिर्ता गरेन प्रतिनिधि सभालाई भने प्रतिनिधि सभा आफै एक्लैले निर्णय गरेर राष्ट्रपतिकोमा प्रमाणीकरण गर्न पठाउन सक्छ र प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ। यो कुरा त यहाँले कानुन निर्माण प्रक्रियामा पढ्नु भएको होला। त्यो विधेयक राहदानी विधेयक त्यही भयो, प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठायो, राष्ट्रिय सभाले 2 महिनाभित्र फिर्ता गर्नुपर्ने संवैधानिक प्रावधानको विपरीत उसले 3-4 महिनासम्म पनि फिर्ता गरेन अनि प्रतिनिधि सभाले एकलौटी रूपमा राष्ट्रपति कहाँ पठायो। त्यसपछि धेरै ठुलो आलोचना भयो बाहिर, राष्ट्रिय सभाका सांसदहरूले हामीलाई चाहिँ यो विधेयक उपर हुने छलफलमा कानुन निर्माण प्रक्रियामा यसरी बाइकट गरेर बाइपास गरेर जान हुन्छ, हामी जनप्रतिनिधिहरूको र राष्ट्रिय सभाको गरिमाको अवमूल्यन भयो, यो हुन सक्दैन भनेर राष्ट्रिय सभाका केही प्रभावशाली सांसदहरूले राष्ट्रपतिलाई भेटेर त्यो विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउन सक्ने, राष्ट्रपतिको जुन संवैधानिक अधिकार हो त्यो अधिकार प्रयोग गरेर फिर्ता पठाउनु पऱ्यो हजुरले, हामीले त्यो विधेयकमा छलफल गर्न पाउनुपर्छ भनेर समेत भन्न जानुभएको। तर राष्ट्रपतिले त्यो विधेयकलाई पुनर्विचारका लागि फिर्ता गरिदिनु, फिर्ता गरिदिएपछि अब यत्रो हल्ला भइसकेपछि त कहाँ कसको गल्ती भयो भन्ने कुरा आयो र धेरैले चाहिँ राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय सभाले के भन्ने भयो, प्रतिनिधि सभाले एकलौटी पठायो भन्ने दोष त प्रतिनिधि सभालाई आयो नि, दुईवटा सदनहरू चाहिँ द्वन्द्व भयो। अनि तत्कालीन सभामुख कृष्णबहादुर महराले होइन मैले त यो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको हुँ अनि 2 महिनाभित्र उहाँहरूले पठाउनै सक्नु भएन अनि मैले त संवैधानिक अधिकार प्रयोग गरेर पो राष्ट्रपतिकोमा पठाएको हो, यसमा प्रतिनिधि सभाको त के दोष छ र, हामीले 2 महिनामा फिर्ता गर्नुपर्ने विधेयक उहाँहरूले 4 महिना पनि फिर्ता गर्नु भएन, हामी 4 महिना 5 महिना रोक्यौँ अनि कति रोक्ने भनेर उहाँले चाहिँ भन्नुभयो। अनि राष्ट्रिय सभाले के भन्यो, त्यस्तो कहाँ हो र, तपाईँहरूले राष्ट्रिय सभामा पठायौँ भनेर मात्रै सुख हुन्छ र, संसदको अधिवेशन अन्त्य हुँदाका दिन प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाइदिने, अधिवेशन अन्त्य भएपछि त राष्ट्रिय सभाको बैठकमा प्रस्तुतै हुन नपाउँदै त त्यो विधेयक त अघि बढ्ने कुरा भएन नि त, अनि 2-3 महिना चाहिँ संसदको बैठकै बसेन अनि त्यसपछि राष्ट्रिय सभाले कसरी पठाउने तपाईँकोमा 2 महिनाभित्र। मैले एउटा इक्जाम्पल मात्रै दिन खोजेको यहाँहरूलाई, दुईवटा सदनहरू बिचमा द्वन्द्वको अवस्था उत्पन्न हुनसक्छ, 2 सदनात्मक संसद, तर 1 सदनात्मक संसद छ भने यस्तो परिस्थिति सिर्जना हुने अवस्था नै रहँदैन, यो 1 सदनात्मक संसदको एउटा सबल पक्षको रूपमा लिइन्छ यसलाई। त्यस्तै 1 सदनात्मक संसदको अर्को राम्रो पक्ष भनेको जनताबाट सिधै निर्वाचित हुने भएकाले, जनताबाट सिधै निर्वाचित हुने भएकाले बढी लोकतान्त्रिक मानिन्, जनताबाट सिधै निर्वाचित हुने भएकाले बढी लोकतान्त्रिक मानिन्छ। यो 2 सदनात्मक संसदमा राष्ट्रिय सभाका सांसदहरू तपाईँ हामी जस्ता सर्वसाधारण नागरिकले डाइरेक्ट चुनेर जाँदैनन् नि, विश्वव्यापी प्र्याक्टिस नै यही छ कि तल्लो सदन जसलाई लोकप्रिय सदन भनिन्छ कि प्रतिनिधि सभा, त्यो बढी शक्तिशाली हुन्छ प्राय र त्यसका सांसदहरू जनताबाट डाइरेक्ट चुनिएर आएका हुन्छन् भने राष्ट्रिय सभाका अर्थात् अपर हाउसका सांसदहरू अप्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट आउँछन् जहाँ जनताले डाइरेक्ट भोट हाल्न पाउँदैन। त्यसैले 2 सदनात्मक संसदको तुलनामा 1 सदनात्मक संसद बढी लोकतान्त्रिक मानियो भनेर यसको चाहिँ सबल पक्षहरूमा तपाईँले उल्लेख चाहिँ गर्न सक्नुहुन्छ होइन। त्यस्तै गरेर अर्को चाहिँ सबै विधायिकी विषयमा एउटै सदन जवाफदेही हुने, सबै विधायिकी विषयमा होइन, सबै विधायिकी विषयमा, विधायिकी भनेको कानुनसँग सम्बन्धित विषयमा भनेको एउटै सदन जवाफदेही हुन्। अघि मैले भने जस्तो एउटा सदनले होइन मैले त उता पठाएको त्यसले पो पठाएन भन्ने, अनि उसले होइन तिमीले ढिलो गरे अधिवेशन अन्त्य हुने बेलामा पठायौ भनेर एउटाले अर्कालाई चाहिँ देखाएर आफू पन्छिने अवस्था रहँदैन कि। एक सदनात्मक संसद छ भने त्यो कानुन निर्माण प्रक्रियाका सम्बन्धमा केही गल्ती त्रुटि भयो भने अरूलाई देखाएर पन्छिने अवस्था रहँदैन, एउटै सदन चाहिँ के हुन्छ जवाफदेही हुने गर्दछ। यो यसको अर्को राम्रो पक्ष हो। त्यसपछि अर्को सबल पक्ष भनेको प्रक्रिया नदोहोरिने भएकाले समयको बचत हुने। सांसदहरूले धेरै काम गर्नुपर्छ, सरकारका गतिविधिहरू काम कारवाहीहरूको निगरानी गर्ने, सरकारलाई जवाफदेही बनाउने, कानुनहरू निर्माण गर्ने, संविधान संशोधन गर्ने, सुनवाई यावत कामहरू गर्नुपर्छ, उनीहरू त धेरै बिजी हुनुपर्ने हुन्छ। तर दुई सदनात्मक संसदमा चाहिँ एउटा सदनमा जे जे प्रोसेस चालेको थियो त्यही प्रोसेस फेरि त्यहाँ रिपिट हुन्छ कि। तर एउटा मात्रै सदन भयो भने त्यो प्रक्रियाहरू दोहोरिँदैन नि त, प्रक्रिया नदोहोरिने भएको हुनाले समयको चाहिँ बचत हुन्छ भनेर यसका राम्रा पक्षहरूमा तपाईँले सबल पक्ष भन्नु भने यी कुराहरूलाई जोड दिएर लेख्नु पर्यो। अब हामी एक सदनात्मक संसदका दुर्बल पक्षहरूतिर जाउँ। एक सदनात्मक संसदका दुर्बल पक्षहरू, अब सरी, यो एक सदनात्मक संसदको दुर्बल पक्षमा एउटा चाहिँ के हो भने समाजका विभिन्न वर्गको प्रतिनिधित्व नहुन सक्ने, सबैको प्रतिनिधित्व नहुन सक्ने। हाम्रो जस्तो सामाजिक विविधता भएका मुलुकमा एउटा मात्रै सदन हुने हो भने सबै वर्गको प्रतिनिधित्व नहुन सक्छ। हाम्रो तपाईँहरूलाय थाहा होला प्राय एक सदनात्मक संसद भएका मुलुकहरूमा जनताबाट डाइरेक्ट निर्वाचन भएर प्रतिनिधिहरू चुनिन्छन्, प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गरिएको हुन्छ कि। ल, प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गरिएको अवस्थामा राजनीतिक दलहरूले सबै वर्ग जाति समूहलाई समेटेर चुनावमा उम्मेदवारी दिए, टिकट दिए भनौँ न, पार्टीले टिकट दियो। तर पार्टीले टिकट दिँदैमा जनताले सबैलाई समावेशी तवरले विजय गराउँछन् र पठाउँछन् भन्ने त हुँदैन नि त, होइन? त्यही भएर यो एक सदनात्मक संसदमा चाहिँ सबैको चाहिँ समान प्रतिनिधित्व चाहिँ नहुन सक्छ। र एकजना सांसदले भन्नुभएको थियो हिजो, म चाहिँ अल्पसङ्ख्यक समुदायको मान्छे हुँ, म अल्पसङ्ख्यक समुदायको मान्छेलाई कुन जातिले भोट दिन्छ मेरो, मलाई चाहिँ हाम्रै जातिकोले पनि आदरपूर्वक बोल्छन्, नमस्कार गर्छन् तर भोट दिँदैनन्, अरूले पनि हामीलाई सम्मान गर्छन् भेट्नुहुँदा तर भोट चाहिँ दिँदैन। यो डाइरेक्ट निर्वाचित निर्वाचन प्रणाली अवलम्बन गर्ने हो भने हामी जस्ता अल्पसङ्ख्यक समुदायका जातिहरू कसरी संसदमा आउन सक्छौँ नीति निर्माणमा भनेर तर्क गर्नुभएको थियो कि उहाँले। हाम्रो निर्वाचन प्रणाली चाहिँ पूर्ण समानुपातिक बनाउनुपर्छ भन्नुभएको थियो। ल, यो विशेष चन्द्र लाल भन्ने हुनुहुन्छ अहिले, उहाँ चाहिँ 2 वर्ष भुक्तान भयो, उहाँले चाहिँ हिजोको भेटमा चाहिँ हाम्रो अनौपचारिक छलफलको क्रममा उहाँले त्यसो भन्नुभएको थियो। मैले भन्न खोजेको कुरा यहाँलाई, हाम्रो देशमा 98 जाति त अल्पसङ्ख्यक छन् रे, ती अल्पसङ्ख्यक जातिहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्नको लागि एक सदनात्मक भन्दा 2 सदनात्मक संसद बढी चाहिँ राम्रो मानिन्छ कि। अघि एकजनाले भाइले चाहिँ म्यासेज गर्नुभएको रहेछ, एक सदनात्मक संसदमा चाहिँ किन समानुपातिक निर्वाचन प्रणाली अपनाउन नसकिने सर भनेर। नेपाल मात्रै यस्तो देश हो जहाँ प्रतिनिधि सभामा अर्थात् तल्लो सभामा समानुपातिक निर्वाचन प्रणाली पनि अवलम्बन गरिएको छ। यो गर्नु किन ठिक हुँदैन, एक सदनात्मक संसदमा समानुपातिक निर्वाचन प्रणाली अपनाउनु किन त्यति उपयुक्त हुँदैन भनेर सोध्नुभयो होला यहाँले। किन भन्नुहुन्छ भने संसदीय शासन पद्धति अपनाएका मुलुकहरूमा संसदभित्रबाट सरकारको गठन हुन्छ, अब समानुपातिक निर्वाचन प्रणाली अपनाउने हो भने एक सदनात्मक संसदको व्यवस्था गरेर समानुपातिक निर्वाचन प्रणाली अपनाउने हो भने कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउन सक्छ, जसले गर्दा सरकार चाहिँ अस्थिर हुनसक्छ र राजनीतिक अस्थिरताले गर्दा समाजका हरेक क्षेत्र र हरेक क्षेत्रहरूलाई त्यसले प्रभाव पार्छ र अस्थिरताले गर्दा विभिन्न समस्याहरू उत्पन्न हुनसक्छ। अहिलेकै निर्वाचनमा हेर्नु न त, प्रत्यक्ष निर्वाचन प्रणालीमा नेपाल कम्युनिस्ट पार्टीका कति धेरै सांसदहरू चुनाव जितेर आए हेर्नु त। यदि प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली पनि प्रयोगमा नल्याएको भए नेपाली काङ्ग्रेसका कतिजना तपाईँका हातका औँलामा गन्न सकिने मात्रै सांसदहरू त्यहाँ आउँथे। त्यसैले गर्दाखेरि यो एक सदनात्मक संसदको नराम्रो पक्षमा एउटा सबैको प्रतिनिधित्व चाहिँ नहुन सक्छ। दुई सदनात्मक संसद भएका मुलुकमा के गरिनुपर्छ भन्नुहुन्छ भने, मेरो आफ्नो व्यक्तिगत विचारमा संसदीय व्यवस्था अवलम्बन गरिएको छ र दुई सदन छ भने तल्लो सदनमा प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनु पर्छ, ताकि राजनीतिक अस्थिरता नहोस्, पार्टीले स्पष्ट बहुमत ल्याउने अवस्था रहन्छ, र माथिल्लो सदनमा चाहिँ समानुपातिक निर्वाचन प्रणाली अपनाएर समाजका हरेक तह र तबकाका व्यक्तिहरूलाई चाहिँ नीति निर्माणमा सहभागी गराउन, उनीहरूको प्रतिनिधित्व गराउनका लागि त्यहाँ चाहिँ लाने व्यवस्था गर्नु उपयुक्त हुन्छ। अहिले त आयो त दुई तिहाई झन्डै भन्नु होला, अहिले त दुईवटा पार्टीहरू एकैचोटि मिलेर अहिले आयो, तर अबको निर्वाचनमा हेर्नु न, अबको निर्वाचनमा एउटा पार्टीले यसरी बहुमत ल्याएर सरकार गठन गर्न त्यति सजिलो छैन। अब अर्को चाहिँ यसको नराम्रो पक्ष भन्नु भनेको चाहिँ त्रुटि सच्याउने अवसर कम हुने। एउटा सदनले विधेयक पारित गरेपछि अर्को सदनमा पठाइन्छ नि, एउटा सदनले गल्ती कमजोरी गरेको रहेछ भने त अर्को सदनबाट सच्चिने अवसर हुन्छ, तर एउटा मात्रै सदन छ भने त अनि त्यसले पारित गरेर राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिले सही छाप गर्दा बित्तिकै सकिहाल्यो। अब त्यसमा गल्ती कमजोरी छ भने पुनः अर्को संशोधन ल्याएर पुनः संशोधन पारित गर्नुको विकल्प आउँदैन। यस्तो हाम्रोमा भएको छ, हालसालै भएको घटना, हाम्रो सङ्घीय संसद सचिवालयको एकजना सहसचिव यता रिजाइन गरेर कर्णाली प्रदेशमा सचिव भएर जानु, र उहाँले बताउनु भएको अनुभव हो, उहाँले हामीलाई सोधेर यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर सोध्नु भएको जिज्ञासा के भएछ भन्नुहुन्छ भने, हाम्रो प्रदेश सभामा त एक सदनात्मक संसद छ नि त, सङ्घमा मात्रै दुई सदनात्मक हो, हेर्नु प्रदेशमा स्थानीय तहमा त एक सदनात्मक संसद छ, त्यहाँ के भएछ भने प्रदेश सरकारले एउटा विधेयक ल्याएछ, त्यो प्रदेश सरकारले ल्याएको विधेयक एकदेखि 70 नम्बरसम्मका दफा रहेछ, दफा एकदेखि दफा 70सम्म रहेछ, अनि संसदले के गरेछ, दफा 5 पछि 6 थपेछ, 10 पछि 11 थपेछ, 15 पछि 16 थपेछ, एवं रीतले सांसदहरूले त्यो विधेयकमा दफाहरू थप गरेछन् बिचमा। अनि त्यो विधेयकमा चाहिँ के लेखिएको थियो भने, अरू तल तलका दफाहरूमा जस्तो दफा 5 बमोजिम भनेर, जस्तो निजामती सेवाको गठन सङ्घीय संसद निजामती सेवामा दफा 3 बमोजिम गठन भएको निजामती सेवामा भनेर तल माथिको दफालाई कोड गरेर आएको हुन्छ नि, त्यो थपेर 1 पछि 2 थपे, 2 छुट्टै थपेपछि त त्यहाँ सिरियल विधेयकमा भएको 2 त 3मा गयो, 3 त 4मा पुग्यो नि त। अनि तल तलका दफामा माथि कोड गर्छ दफा यति बमोजिम भन्छ, त्यो दफामा त्यो व्यवस्थै छैन कि, त्यस्तो झुर कानुन बन्यो, ठाउँ ठाउँमा गल्ती भयो, अनि त्यसपछि त्यो प्रमाणीकरण पनि भयो, राजपत्रमा प्रकाशन भयो, अब के गर्ने त पछि थाहा भयो कि होइन। यस्ता त्रुटि कमजोरीहरू सच्याउने अवसर रहँदैन एक सदनात्मकमा, दुई सदनात्मक संसदमा फेरि त्यो अवसर चाहिँ रहन्छ। त्यसैले त्रुटि सच्याउने अवसर नहुनु यसको नराम्रो पक्ष हो। त्यसपछि अर्को विभिन्न स्वार्थ समूहहरूले संसदलाई सजिलै प्रभाव पार्न सक्ने, विभिन्न स्वार्थ समूहहरूले संसदलाई सजिलै प्रभाव पार्न सक्ने के भने हो भन्नुहोला? यो कानुन निर्माण गर्ने क्रममा चाहिँ विभिन्न स्वार्थ समूहहरू चाहिँ सलबलाउँछन् हेर्नु सक्छ। त्यसो इक्जाम्पलको लागि शिक्षा सम्बन्धी विधेयक बन्यो भने नि यी निजी शिक्षक निजी विद्यालयहरूका चाहिँ सञ्चालकहरू त्यति बेला सलबलाउँछन्। उनीहरूले चाहिँ आफ्नो निजी विद्यालयहरूको हक हितका लागि होइन विभिन्न समूहहरू बनाएर संसदमा आएर सांसदलाई प्रभावित गर्ने गर्छन्। एउटा इक्जाम्पलको रूपमा भने ब्याङ्किङ कसुर सम्बन्धी विधेयक आयो भने ब्याङ्कर्सहरू आउँछन्। त्यसै गरी यस्ता समूहहरूले आफ्नो समूहको तर्फबाट सांसदमा समेत पठा उनीहरूले चाहिँ आफ्नो प्रतिनिधित्व सुनिश्चित गरिसकेका अवस्थाहरू छ उनीहरूको तर्फबाट। त्यस्ता विधेयकहरू आयो भने त्यहाँ उनीहरूले आफ्ना कुराहरू राख्छन्, संसदलाई प्रभाव पार्ने गर्छन्। तर त्यस्ता समूहहरू हुन्छन् विभिन्न, ती समूहहरूले एक सदनात्मक संसद हो भने एउटा सदनलाई मात्रै प्रभाव पारे भइहाल्यो नि त, अनि दुई सदनात्मक हो भने त एउटालाई मात्रै कन्भिन्स गराएर भएन नि, एउटालाई गरायो भने अर्कोलाई पनि गराउनुपर्छ कि। अहिले भर्खरै घटेको घटना भन्नुहुन्छ भने प्रदेश सभामा सरी प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूले आफू सङ्घमा पनि आउन पाउनुपर्ने र अरू थप केही अधिकारहरू उनीहरूको व्यवस्था चाहिँ सङ्घीय निजामती सेवा विधेयकमा भइदियोस् भनेर उहाँहरू बाहिरबाट यहाँ आएर राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूलाई ज्ञापन पत्र दिएर आफ्ना कुरा राख्नु हो। तर त्यो राज्य व्यवस्था समितिलाई मात्रै कन्भिन्स गराएर त भएन नि त, त्यसले रिपोर्ट तयार पारेर प्रतिनिधि सभा कन्भिन्स भए पनि त्यो त फेरि राष्ट्रिय सभामा जान्छ, उहाँहरू त फेरि राष्ट्रिय सभामा आएर राष्ट्रिय सभाको सांसदलाई पनि कन्भिन्स गराउनु पर्ने हुनसक्छ। त्यसैले यो एक सदनात्मक संसदमा चाहिँ यो स्वार्थ समूहहरूले संसदलाई सजिलै प्रभावमा पार्न सक्छ, यो यसको नराम्रो पक्ष हो। त्यसपछि सांसदहरूलाई कार्यबोझ बढी हुने, वर्कलोड बढी हुन्छ, सबै काम एउटा आफैले गर्न पर्ने भएपछि सांसदहरूलाई के हुने भयो, कार्यबोझ बढी हुने भयो। अनि अर्को महत्त्वपूर्ण विषयमा यथेष्ट छलफलका लागि समयको अभाव हुन्, महत्त्वपूर्ण विषयमा यथेष्ट छलफलका लागि समयको अभाव हुन्। महत्त्वपूर्ण विषयहरूमा हेर्नु धेरै छलफल गर्नपर्ने हुनसक्छ नि, सरकारवालाहरूको विज्ञहरूको राय सुझावहरू लिनुपर्ने हुनसक्छ, गहन छलफल गर्नुपर्ने हुनसक्छ, देश विदेशमा के प्रचलनमा छ, यसभन्दा पहिला के थियो सबै अध्ययन गर्नुपर्ने हुनसक्छ। कुनै महत्त्वपूर्ण विषयमा यसरी छलफल गर्न थाल्ने हो भने त एउटै विधेयकले वर्ष दिन लागिदियो भने अरू के अरू अरू कानुन कहिले बनाऊ। दुईवटा सदन हुने हो भने त एउटा सदनमा वर्कलोड छ भने त्यस्तो विधेयकहरू अर्को कम वर्कलोड भएका सदनमा पठाएर त्यता छलफल गर्दै गर्न लगाउन सकिन्छ कि, तर एउटा मात्रै भयो भने त्यो अवस्था रहँदैन, त्यो यसको नराम्रो पक्ष अर्थात् दुर्बल पक्षको रूपमा लिइन्छ। यसरी एक सदनात्मक संसदका पनि राम्रा र नराम्रा दुवै पक्षहरू छन्। अब हामी यसपछि यो दुई सदनात्मक संसदका चाहिँ सबल र दुर्बल पक्षहरूतिर लाग्यौँ। संसदमा चाहिँ दुईवटा विधायकी सदन भएको संसदलाई दुई सदनात्मक संसद भनिन्छ। सदनमा दुईवटा संसदमा दुईवटा सदन भएको संसदलाई दुई सदनात्मक संसद भनिन्छ। विभिन्न चाहिँ जातीय धार्मिक र भाषिक समूहहरू भएको मुलुकहरूमा दुई सदनात्मक संसद बढी उपयुक्त हुन्छ, सबैको प्रतिनिधित्वको हिसाबले कि प्रतिनिधित्व गराउनको लागि। र विश्वमा 79 वटा मुलुकहरूमा अहिले दुई सदनात्मक संसद चाहिँ प्रचलनमा रहेको छ। अधिकांश संसदीय पद्धति अवलम्बन गरेका मुलुकहरूमा दुई सदनात्मक संसद छ। सङ्घीय शासन पद्धति अँगालेका मुलुकहरूमा भने केन्द्रमा दुई सदनात्मक र प्रदेशमा आवश्यकता अनुसार एक वा दुई सदनात्मक संसदको व्यवस्था गरेको पाइन्छ। सङ्घीय पद्धति अँगालेका मुलुकहरूमा केन्द्रमा दुई सदनात्मक अनि प्रदेशमा आवश्यकता अनुसार एक वा दुई सदनात्मक संसदको व्यवस्था गरेको पाइन्छ। हाम्रै मुलुकमा हेर्नु न, सङ्घमा चाहिँ दुई सदनात्मक छ, प्रदेश र स्थानीय तहमा एक सदनात्मक। अब हामी यो एक दुई सदनात्मक यसको राम्रो पक्ष भनेको एउटा एउटा सदनले गरेको त्रुटि अर्को सदनले सच्याउन सक्ने। एउटा सदनले गरेको त्रुटि वा कमजोरी अर्को सदनले सच्याउन सक्ने। अर्को अनुभवी एवं परिपक्व विज्ञहरूलाई राष्ट्रिय गतिविधिहरूमा संलग्न गराउन सक्ने। अनुभवी र परिपक्व विज्ञहरूलाई राष्ट्रिय गतिविधिहरूमा संलग्न गराउन सक्ने। उदाहरणका लागि हेर्नु त, अहिलेको यस्तो कोरोनाको सङ्कटको अवस्थामा विश्वव्यापी रूपमा नै अर्थतन्त्र धराशय हुँदै गएको अवस्थामा नेपाल जस्तो मुलुकमा यो अर्थतन्त्रलाई माथि उकास्नको लागि एउटा विज्ञ अर्थमन्त्रीको आवश्यकता थियो र त्यस्तै विज्ञ व्यक्तिको रूपमा प्रधानमन्त्रीको चोइसमा परे युवराज खतिवडा। यदि एक सदनात्मक संसद हुन्थ्यो र उनलाई नेकपाले टिकट दिन्थ्यो भने उनले जित्ने अवस्था थियो कि थिएन? थिएन। किन भन्दा जनताले भोट दिँदाखेरि विज्ञ भनेर भोट दिँदैन, दिनानुदिन आफ्नो गाउँठाउँमा आफूले चिने जानेको आफूलाई समस्या पर्दाखेरि त्यो समस्या समाधानका लागि प्रयत्न गर्ने स्थानीय नेतालाई नै जनताले जिताउँछन्। त्यसैले उनी चाहिँ अहिले संसदमा चाहिँ उनको उपस्थिति चाहिँ सम्भव थिएन। दुई सदनात्मक संसद भएको कारणले उनलाई चाहिँ सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेर रा राष्ट्रिय सभाको सदस्य बने र उनले दुई वर्ष राष्ट्रिय सभाको सदस्यको हैसियतले अर्थमन्त्री बनेर अर्थतन्त्रलाई चाहिँ सम्हाले। मैले यो उदाहरणको लागि मात्रै यहाँलाई भनेको हो। विभिन्न क्षेत्रमा ख्याति प्राप्त गरेका विज्ञहरू अनुभवी व्यक्तिहरूलाई संसदमा ल्याएर उनीहरूको विज्ञताको उपयोग गरेर राष्ट्रिय गतिविधिहरूमा उनीहरूलाई चाहिँ संलग्न गराउन सकिने अवस्था रहँदो रहेछ। त्यसपछि गएर अर्को अवस्था भनेको यो व्यवस्थापकीय अङ्गको अविच्छिन्नता कायम रहने, कन्टिन्युटी रहने भए कि संसदको निरन्तरता रहने भए, व्यवस्थापकीय अङ्गको अविच्छिन्नता कायम रहने, संसदलाई संसद निरन्तर रहने भन्न खोजेको हो कि यो। जस्तो शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकारका प्रमुख अङ्गहरू भनेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन्। जसरी न्यायपालिका र कार्यपालिकाको निरन्तरता हुन्छ नि, व्यवस्थापिकाको पनि त निरन्तरता जरुरत पर्छ। तर यदि एक सदनात्मक संसद हुने हो भने त अनि निश्चित अवधिमा त निर्वाचन गर्नु पर्यो, अनि निर्वाचनको मिति घोषणा भएर उम्मेदवारी दिने दिनका दिन सांसदहरूको संसदस्य पदको हैसियत समाप्त हुन्छ, अनि त्यसपछि उम्मेदवारी दिएपछिका निर्वाचन सम्बन्धी प्रोसेसहरू सबै पुरा गरेर निर्वाचन सम्पन्न गरेर एकै दिन सबै ठाउँमा निर्वाचन सम्पन्न गर्न सजिलो नहुन सक्छ, त्यसको नतिजा आएर अनि त्यसपछि गएर संसदको गठन भएर त्यो संसदका सदस्यले शपथ खाएर अनि बैठक बसेर सभामुख अध्यक्षता गर्ने व्यक्ति चुनेर अनि त्यो संसदले काम गर्नको लागि त समय लाग्छ नि त। त्यो बिचको समयमा त संसद त नरहने भयो एक सदनात्मकमा, होइन? अनि त्यो संसदले गर्ने काम चाहिँ कसले गर्ने? अनि सरकारले अध्यादेश तथाभावी जारी गर्ने, अनि आफू खुसी सरकारले मोनोपोली गर्ने हो भने नागरिकको हक अधिकारहरू सुनिश्चित हुन नसक्ने अवस्था रहन्छ। त्यसैले यो दुई सदनात्मक संसदको राम्रो पक्ष के रहेछ? संसदको अविच्छिन्नता कायम रहने हो। किन? प्रतिनिधि सभा र राष्ट्रिय सभामा चाहिँ प्रतिनिधि सभा चाहिँ अस्थायी सदन हो, राष्ट्रिय सभा स्थायी सदन हो, स्थायी सदन। राष्ट्रिय सभा रिक्त हुँदैन नि कहिल्यै पनि, त्यसका सदस्यहरू एकैपटक कहिल्यै पनि रिक्त हुन्नन्। हरेक दुई वर्षमा 1/3 सदस्यहरूको पदावधि समाप्त हुन्छ र त्यसको ठाउँमा अर्का सदस्यहरू पहिल्यै निर्वाचन भएर उनीहरूलाई छोड्दा बित्तिकै ती एक तिहाई सदस्यहरू आइसकेका हुन्छन्, र कतिपय अवस्थामा संसदले नगरी नहुने कामहरू एक्लै राष्ट्रिय सभाले पनि गर्न सक्छ। एक्जाम्पलको लागि, मुलुकमा विशेष परिस्थिति पर्यो, सरकारले सङ्कटकाल लागू गर्यो, त्यो सङ्कटकाललाई त 35 दिनभित्र संसदले अनुमोदन गर्नुपर्छ नि त। त्यस्तो अवस्थामा राष्ट्रिय सभा एक्लैले त्यो सङ्कटकालीन घोषणालाई अनुमोदन गर्न सक्छ। त्यसैले यो व्यवस्थापकीय अङ्गको निरन्तरताको लागि पनि दुई सदनात्मक संसद उपयुक्त देखिन्छ। मैले यहाँहरूलाई अहिले जुन कुराहरू बताइरहेको छु नि, दुई सदनात्मक संसदका सबल पक्षहरू भनेर, तपाईँलाई भोलि इक्जाममा हाम्रो जस्तो मुलुकमा दुई सदनात्मक संसदको औचित्य के छ भनेर क्वेसन आयो भने, यो राष्ट्रिय सभा नभए पनि के हुन्छ भन्ने कोणबाट चाहिँ यहाँलाई प्रश्न आयो भने, तपाईँले हो राष्ट्रिय सभा चाहिँदैन एउटै भए मात्रै हुन्छ भनेर त्यो हिसाबले लेख्नु हुँदैन आन्सर। आवश्यक ठानिएर नै दुई सदनात्मक संसदको व्यवस्था गरिएको हो नि, अजुवाको भरमा गरे होइन नि यो त। त्यसैले तपाईँले नेपाल जस्तो मुलुकमा दुई सदनात्मक संसदको आवश्यकता, औचित्य किन पर्यो भन्यो भने, अहिले मैले जुन बताइरहेको छु सबल पक्ष, यिनैलाई जोड दिएर लेख्ने। यही कारणले गर्दाखेरि दुई सदनात्मक संसद नेपालको लागि आवश्यक छ भने, त्यसपछि गएर अर्को चाहिँ सीमान्तकृत र लोपोन्मुख समुदायलाई समावेश गराई, सीमान्तकृत र लोपोन्मुख समुदायलाई समावेश गराई समावेशी लोकतन्त्रको प्रवर्धन गर्न सकिन्, समावेशी लोकतन्त्रको प्रवर्धन गर्न सकिन्। अल्पसङ्ख्यक गरिब सीमान्तकृत समुदायका मान्छेहरूलाई मनोनयनको माध्यमबाट वा समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट पार्टीले चाहिँ संसदमा ल्याउन सक्छ र समावेशी लोकतन्त्रको प्रवर्धन हुन सक्छ। यसका लागि पनि दुई सदनात्मक संसद चाहिँ आवश्यक मानिन्छ। त्यस्तै गरेर यसको अर्को कमजोरी के अरे राम्रो पक्ष भनेको, महत्त्वपूर्ण विषयमा गहन छलफलका लागि पर्याप्त समय हुन्। महत्त्वपूर्ण विषयमा गहन छलफलका लागि पर्याप्त समय हो। जस्तो उदाहरणका लागि हाम्रोमा के गरिन्छ भन्नुहुन्छ भने नि, जस्तो यो उजै हेर्नु न, तिन तहबिचको अन्तर सम्बन्ध सम्बन्धी विधेयक अहिले पारित भएर प्रमाणीकरण भइकन अब कार्यान्वयनमा आइसकेको छ, सङ्घ प्रदेश स्थानीय तहबिचको अन्तर सम्बन्ध सम्बन्धी विधेयक। यो विधेयक चाहिँ महत्त्वपूर्ण विधेयक थियो, यो छिटो ल्याउनु पर्ने थियो, अनि संसदको अधिवेशन बस्यो, प्रतिनिधि सभामा विधेयकको सङ्ख्या धेरै, ओभरलोड धेरै थियो, प्रतिनिधि सभामा मात्रै पेस हुन्छ फेरि त्यो आर्थिक विधेयक अर्थ विधेयक, अनि सरकारले ल्याएका बजेट सम्बन्धित चार चारवटा विधेयक राष्ट्रिय सभामा पेस गर्न मिलेन, पहिला प्रतिनिधि सभाले पारित गर्नुपर्ने भयो, छलफल गर्नुपर्ने भयो, अनि त्यसपछि के गरियो, त्यो तिन तहबिचको अन्तर सम्बन्ध सम्बन्धी विधेयकलाई राष्ट्रिय सभामा छलफल गर्दै गर्न उता पठाइयो र अर्थ विधेयकलाई चाहिँ प्रतिनिधि सभातिर पठाइयो। त्यसले गर्दा यसरी जहाँ कार्यबोझ कम छ त्यतातिर पठाएर त्यो सदनले छलफल गर्दै गर्छ र पर्याप्त छलफल गर्न समय रहन्छ। दुईवटा सदन भएपछि पर्याप्त छलफलहरू हुन्छ, छलफलै नभइकन रातारात कानुन बन्न सक्ने अवस्था रहँदैन, यो यसको अर्को राम्रो पक्ष हो। अब हामी यसका नराम्रा पक्षहरूतिर लागौँ। दुर्बल पक्षहरूमा पहिलो कुरा त सरी पहिलो कुरा यसको चाहिँ विधायकी प्रक्रियामा ढिलाइ, विधायकी प्रक्रियामा ढिलाइ। एउटा सदनले मात्रै पारित गरेर हुँदैन, उसले अर्को सदनमा पठाउनु पर्छ, अर्को सदनले अस्वीकार गर्यो भने र त्यस्तो अस्वीकार गरेको उसले गरेको संशोधनमा पहिलाको सदनलाई चित्त बुझेन भने फेरि संयुक्त बैठक बोलाउनु पर्ने अवस्था हुन्छ, संयुक्त सदन बोलाउन सक्ने अवस्थाहरू रहन्छ। यो एकदमै झन्झटिलो प्रक्रिया छ कि दुई सदनात्मक, त्यसैले गर्दा विधायकी प्रक्रियामा चाहिँ ढिलाइ हुन्छ। त्यसपछि गएर अर्को विधायकी प्रक्रियामा ढिलाइपछि झन्झटिलो निर्वाचन प्रक्रिया, निर्वाचन प्रक्रिया पनि झन्झटिलो हुन्छ। तपाईँलाई राष्ट्रिय सभाका सांसद कसरी चुनिन्छन् भनेर भन्ने हो भने तपाईँले ठ्याक्कै बताउनलाई अलिक गाह्रो होला जस्तो लाग्छ, तर प्रतिनिधि सभाको चाहिँ भनिहाल्नुहुन्छ होइन, किन भन्दा एकल सङ्क्रमणीय निर्वाचन प्रणाली अवलम्बन गरिएको छ नि, समानुपातिक निर्वाचन प्रणालीको एउटा प्रकार एकल सङ्क्रमणीय निर्वाचन प्रणाली अवलम्बन गरिएको हुन्छ। त्यसैले गर्दा यो निर्वाचन प्रणाली पनि एकदमै झन्झटिलो हुन्छ कि, यो यसको अर्को नराम्रो पक्ष हो। त्यसपछि सरकारी लागत बढ्ने, दुईवटा सदन भयो भने लागत चाहिँ बढ्छ, सरकारी लागत बढ्ने, अनि त्यस्तै गरेर छिटो पारित गर्नुपर्ने कतिपय विधेयकहरू समयमा पारित गर्न सम्भव नहुने। उदाहरणका लागि यहाँलाई म आफ्नो अनुभव, गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रीले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा ल्याउनु भयो, प्रतिनिधि सभाले त्यो विधेयक पारित गर्यो, अनि उहाँले के चाहनुभएको थियो भने त्यही अधिवेशनमा छिट्टै त्यो कानुन बनाएर आफूले काम गर्नलाई गाह्रो भयो कानुनको अभावमा त्यो कानुन छिटो पारित गर्नुपर्ने भयो भनेर उहाँले प्रतिनिधि सभामा भनेर प्रतिनिधि सभाले पारित गर्यो, राष्ट्रिय सभामा पठाउनु पर्ने थियो, राष्ट्रिय सभामा पठाएपछि राष्ट्रिय सभाले पनि त्यसलाई त फेरि उही पहिल्यैदेखिको सेम प्रोसेस अपनाउनु पर्ने भयो नि, सेम प्रोसेस अपनाउनु पर्ने भयो, त्यहाँ पनि उहाँले भनेर छिटो गराउन सम्भव भएन। अझ त्यो मात्रै कहाँ हो, प्रतिनिधि सभाले पनि उहाँले चाहे बमोजिम पारित गर्न सकेन, कसरी भन्दा त्यो विधेयकमा विपक्षी दलबाट चाहिँ संशोधनहरू आएको थिएन, सत्तापक्षका सांसदहरूले संशोधन हालेका थिए, मन्त्रीले छिटो चाहियो मेरो विधेयक, यो विधेयक चाहिँ तपाईँले हालेको संशोधन फिर्ता लिइदिनुहोस् न, छिटो पारित गरेर अगाडि बढाउनु पर्यो भनेर उहाँले आफ्नो सत्तापक्षका सांसदहरूलाई कन्भिन्स गराएर संशोधनहरू फिर्ता लिन लगाउनु भयो भने त अनि तुरुन्त पास गर्न मिल्यो नि त, खास गरी संसदमा विधेयकमाथि छलफल हुन्छ भने पनि सबै दफा दफामा छलफल गर्दैनन्। हेर्नुहोस्, कुनै सांसदले सरकारले ल्याएको विधेयकमा कुनै प्रावधान हटाउन भन्यो, कुनै थप्न भन्यो, अथवा त्यहाँ भएको व्यवस्थाको सट्टा अर्को व्यवस्था सिफारिस गर्यो भने त्यही कुरामा मात्रै बढी विचार गरिन्छ। कसैले संशोधन हालेन भने समितिमै नभइकन सिधै संसदले ताली ठोकेर यत्तिकै पारित गर्ने अवस्था रहन्छ कि। तर त्यतिखेर नेपाली कङ्ग्रेसका गगन थापा लगायतका सांसदहरूले त्यो विधेयकमा संशोधनहरू दर्ता गराएर त्यसपछि त्यो विधेयक समितिमा पठाउनुपर्छ भनेर दबाब दिएर मन्त्रीको इच्छा विपरीत त्यो विधेयकलाई त्यो प्रक्रियातिर धकेल दिएपछि त्यो लामो समय लाग्यो, त्यो अधिवेशनमा त्यो कामै हुन सकेन। मैले इक्जाम्पलको रूपमा यहाँलाई भन्न खोजेको, कतिपय विषयहरू तत्काल गर्नुपर्ने हुनसक्छ, सरकारलाई त्यो विधेयक छिटै चाहिने हुनसक्छ कानुन, तर त्यो सम्भव चाहिँ हुँदैन। किन भन्दा सबै प्रक्रियाहरू प्रोसेसहरू अपनाउनु पर्यो, दुइटै सदनबाट पारित गर्नु पर्यो। त्यसपछि यिनै हुन् यसका चाहिँ नराम्रा पक्षहरू भन्यो भने दुई सदनात्मक संसदका नराम्रा पक्षहरू भन्यो भने यिनै कुराहरू औलाउने हो। अब हामी यो दुई सदनबिचको अन्तर सम्बन्धतिर जाउँ। यो काम दुईवटा सदनहरूले गर्ने कामहरू व्यवस्थापन कार्यविधिका कुराहरू मैले आज चर्चा गरिनँ, किन भन्दा अर्को एउटा टपिक छ फेरि व्यवस्थापन कार्यविधि र नेपालमा कानुन निर्माण प्रक्रिया भन्ने होइन, त्यसमा हामीले भोलिको क्लासमा हामी चर्चा गरिहाल्छौँ, त्यसमा डिटेल जान्छौँ। त्यही भएर आज हामी सिधै चाहिँ यो संसदको चाहिँ दुईवटा सदनबिचको अन्तर सम्बन्धतिर लागौँ। दुईवटा सदनबिचको अन्तर सम्बन्धमा चाहिँ यहाँले के कुरा बुझ्नुपर्छ भने दुईवटा सदन भएका संसदमा दुई सदनहरू एकअर्काका प्रतिस्पर्धी र विरोधी होइन, यी दुईवटा आपसमा अन्तर सम्बन्धित छन्। अन्तर सम्बन्धलाई निम्न मुदाद्वारा प्रष्ट पार्न सकिन्छ भनेर मुदागत रूपमा यिनीहरूको अन्तर सम्बन्धलाई उल्लेख गर्नुहोला। अन्तर सम्बन्धलाई निम्न मुदाद्वारा प्रष्ट पार्न सकिन्छ भनेर मुदागत रूपमा उल्लेख गर्नुहोला। जस्तो नम्बर वान, साधारण विधेयक सम्बन्धमा भनेर एक नम्बरमा, साधारण विधेयक सम्बन्धमा भनेर एक नम्बरमा अन्डरलाइन गर्नुहोला र त्यसमा मुदागत रूपमा केही तिन चारवटा मुदा उल्लेख गर्नुहोस्। अब साधारण विधेयक सम्बन्धमा के हुन्छ भन्नुहुन्छ भने मुदामा त्यसको तलपट्टि लेख्नुहोला, एक नम्बरको उपमुदा है, त्यो ड्यास दिएर लेख्नुहुन्छ, एउटा सदनले पारित गरेको विधेयक अर्को सदनमा पठाउनु पर्ने। एउटा सदनले पारित गरेको विधेयक अर्को सदनमा पठाउनु पर्ने। प्रतिनिधि सभाले पारित गरेको विधेयकलाई, अर्को नम्बरमा त्यसैको उपमुदाहरूको, प्रतिनिधि सभाले पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले दुई महिनासम्म रोकेर राख्न सक्ने। राष्ट्रिय सभाले दुई महिनासम्म रोकेर राख्न सक्ने। अर्को नम्बरमा त्यसैको, दुवै सदनबाट विधेयक पारित भएपछि मात्र, दुवै सदनबाट विधेयक पारित भएपछि मात्र प्रमाणीकरण भई विधेयक ऐन बन्ने। दुईटा सदनहरू कानुन निर्माणमा आपसमा अन्तर सम्बन्धित रहेछ। एउटाले अर्कालाई छलेर अगाडि बढ्नु सक्ने। मैले यो साधारण विधेयकमा के भने भन्नुहुन्छ भने एउटा सदनले पारित गरेको विधेयक अर्को सदनमा पठाउनु पर्ने, प्रतिनिधि सभाले पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले दुई महिनासम्म रोकेर राख्न सक्ने, र अर्को दुवै सदनले विधेयक पारित गरेपछि प्रमाणीकरण भई, प्रमाणीकरण चाहिँ राष्ट्रपतिले गर्ने हो, प्रमाणीकरण भई विधेयक ऐन बन्ने। यसरी संसदको मेन काम भनेको चाहिँ कानुन बनाउने हो र कानुन निर्माण गर्ने क्रममा दुईटा सदनहरू आपसमा अन्तर सम्बन्धित छन्। एउटाले पारित गरेपछि अर्कोमा पठाउनै पर्ने रहेछ, दुइटैले पारित गरेपछि मात्रै त्यो विधेयक चाहिँ ऐन बन्ने रहेछ। प्रतिनिधि सभाले पठाएको विधेयकलाई राष्ट्रिय सभाले 2 महिनासम्म रोकेर राख्न सक्छ, राष्ट्रिय सभाले पारित गरेर पठाएको विधेयकलाई प्रतिनिधि सभाले भने अनन्त कालसम्म रोकेर राख्न सक्छ, जति समय पनि उसले रोक्न सक्छ, त्यसमा कुनै समयको पाबन्दी लाग्दैन। यो व्यवस्था भयो। त्यसपछि अब यहाँले अर्को नम्बरमा अर्थ विधेयक सम्बन्धमा भनेर लेख्न सक्नु, अर्थ विधेयक सम्बन्धमा, अर्थ विधेयक सम्बन्धमा यिनीहरू कसरी अन्तर सम्बन्धित छन् भन्नुहुन्छ भने, अर्थ विधेयक सम्बन्धमा अर्थ विधेयक सुरुमा प्रतिनिधि सभामा प्रस्तुत हुने, अर्थ विधेयक सुरुमा प्रतिनिधि सभामा प्रस्तुत हुने, सुरुमा राष्ट्रिय सभामा प्रस्तुत हुँदैन, यो साधारण विधेयक चाहिँ हुनसक्छ, अर्थ विधेयक चाहिँ पहिला प्रतिनिधि सभामै पेस गर्नुपर्छ। प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयकलाई राष्ट्रिय सभाले 15 दिनसम्म रोक्न सक्ने, र अर्को नम्बरमा त्यसैको राष्ट्रिय सभाले दिएका सुझावहरूलाई उपयुक्त ठानेमा, प्रतिनिधि सभाले विधेयकमा समावेश गर्न सक्ने, यसरी राष्ट्रिय सभाले अर्थ विधेयकका सम्बन्धमा सुझाव मात्रै दिन सक्छ, उसले पारित गर्न पर्दैन, 15 दिनसम्म रोकेर राख्न चाहिँ सक्छ। त्यही भएर सरकारले के गर्छ भने सधैँ चनाखो हुन्छ, उसले चाहिँ अब सरकारले त जेठ 15मा बजेट ल्याउँछ, यो त यहाँलाई थाहा नै भएको कुरा भयो होइन, अनि साउन 1 गतेबाट अर्को आर्थिक वर्ष लाग्छ, भनेपछि जेठ 15बाट साउन 1 गते भित्रमा बजेट सम्बन्धी सबै कुराहरू सिद्धिन पर्यो, प्रस्तुत भएसित छलफल गर्न पर्यो राष्ट्रिय प्रतिनिधि सभामा, सबै सांसदहरू बोल्छन्, संशोधन हाल्छन्, त्यसपछि गएर मन्त्रीहरूले जवाफ दिनुपर्छ, मन्त्रालयगत रूपमा छलफल हुन पर्यो हरेक मन्त्रालयको शीर्षकगत, अनि त्यसपछि गएर प्रतिनिधि सभाले के गर्छ, पारित गरिसकेपछि उसले हिसाब गर्छ, प्रतिनिधि सभाले पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले बढीमा 15 दिन राख्न सक्छ, भनेपछि त्यो 15 दिन काउन्ट गर्छ, मैले छिटो छिटो काम गर्नुपर्छ भनेर 15 दिन त्यसको लागि छुट्याउँछ, र फेरि संसदले पठाएको विधेयकलाई राष्ट्रपतिले 15 दिनभित्र प्रमाणीकरण गर्नुपर्छ, अर्थ विधेयकको हकमा चाहिँ उनले फिर्ता पठाउन सक्दिनन्, अरू विधेयकको हकमा पुनर्विचारका लागि पठाए पनि अर्थ विधेयकको सम्बन्धमा राष्ट्रपतिले 15 दिनभित्र हस्ताक्षर गर्नुपर्छ। अनि अहिले त एउटै पार्टीबाट, त्यही पार्टीबाट राष्ट्रपति छिन्, सरकारलाई सहयोग गरिदिने, भोलि राष्ट्रपति एउटा पार्टीको र संसदमा चाहिँ बहुमत सरकार एउटा पार्टीको भयो भने ढिलो गरी पठायो भने त राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर 15 दिनसम्म विधेयक राखिदिनु भने त साउन 1 गते पछि के गर्ने, कर उठाउने लगायतका अरू खर्च गर्ने सम्बन्धी विषय। त्यसले गर्दाखेरि एकदमै सतर्क भएर यिनीहरू आपसमा चाहिँ समन्वय गरेर सहकार्य गरेर दुईवटा सदनहरूले मिलेर काम गर्छन्। प्रतिनिधि सभाले त्यही किसिमले समय छुट्याएर राष्ट्रिय सभामा पठाउँछ। राष्ट्रिय सभाले पनि यथाशक्य छिटो त्यो विधेयकलाई छलफल गरेर प्रतिनिधि सभामा फिर्ता पठाउँछ। त्यसैले दुवै सदनहरू अर्थ विधेयकका सम्बन्धमा पनि आपसमा अन्तर सम्बन्धित छ। त्यसपछि अर्को तेस्रो नम्बरमा संविधान संशोधन सम्बन्ध, संविधान संशोधन सम्बन्धमा संविधान संशोधन विधेयक जुनसुकै सदनमा पनि प्रस्तुत हुन सक्छ। संविधान संशोधन विधेयक जुनसुकै सदनमा पनि प्रस्तुत हुन सक्छ। दुवै सदनबाट द्वितीय बहुमतबाट पारित भएपछि संविधान संशोधन, एउटा सदनले द्वितीयले पारित गर्यो अर्कोले गरेन भने संविधान संशोधन हुन सक्दैन। त्यसैले संविधान संशोधनमा पनि दुवै सदनहरूले आपसमा मिलेर काम गर्छ। चौथो नम्बरमा सन्धि सम्झौताको अनुमोदन सम्बन्ध, सन्धि सम्झौताको अनुमोदन सम्बन्ध। अब यहाँनिर साधारण प्रकृतिका सन्धि सम्झौताहरू हुन्छन् नि सरकारले गरेका, सामान्य प्रकृतिका सन्धि सम्झौताहरू प्रतिनिधि सभाले मात्रै पारित गरे हुन्छ। तर हाम्रो संविधानमा 4 बुँदामा छ होला जस्तो लाग्छ मलाई, 4 बुँदामा लेखेको छ नि, शान्ति तथा मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोतको उपयोग र बाँडफाँड सम्बन्धी सन्धि सम्झौता दुवै सदनको द्वितीय बहुमतबाट पारित हुनुपर्छ। दुवै सदनले द्वितीय बहुमतले पारित गर्नुपर्छ। यसरी सन्धि सम्झौताहरू पनि दुवै सदनले पारित गर्नुपर्दो रहेछ। संसदले पारित नगरेसम्म सम्बन्धित मुलुकको हकमा लागु हुँदैन भनेर पढ्नु पनि होला। जस्तै अहिले एमसिसीकै कुरा हेर्नु न, अमेरिकासँग भएको त्यो एमसिसी सङ्घीय संसदमा दर्ता भइसकेको छ र त्यो एमसिसीलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले पारित गर्नुपर्ने भनेर अहिले संसदमा त्यो राखिएको छ। अब त्यो यी 4 क्लजमा त पर्छ पर्दैन हेर्नु, त्यो अर्को बहसको विषय बन्ला। तर यस्तो खालको विधेयक चाहिँ संसदले दुवै सदनले चाहिँ पारित गर्नुपर्ने होइन कि भनेर पनि हाम्रोमा चाहिँ कानुनविदहरूले यो सरकारले किन चाहिँ दुवै सदनबाट पारित गर्न खोज्यो यो भनेर चाहिँ पनि भनेको पाइन्छ। जे होस् यी 4 सर हजुर भन्नु, दुवै सदनले भन्दाखेरि यो संयुक्त बैठकको सदन कि छुट्टा छुट्टै सदनको द्वितीय हो? तपाईँहरूले यो धेरैचोटि पढ्दाखेरि तपाईँहरू झुकिनुहुन्छ जस्तो लाग्छ, धेरैजना झुकिनु भएको पाइन्छ। तपाईँहरूले किताबमा अथवा संविधानमा कतै पढ्दा पनि संयुक्त सदनबाट भनेको अवस्थामा बाहेक, संयुक्त बैठकले संयुक्त सदनले भनेको अवस्थामा बाहेक दुवै सदनले भनेको जहाँ छ त्यो दुवै सदन भनेको अलग अलग हो भनेर बुझ्नुहोस्। प्रतिनिधि सभाले पनि अलग्गै बैठक गरेर पारित गर्नु पर्यो द्वितीयले, र त्यसलाई राष्ट्रिय सभाले पनि तिनै आफ्ना 59 सदस्यहरूको अलग्गै बैठक गरेर त्यहाँबाट दुई तिहाई भनेको हो। दुवै थरी सांसदहरू 334 सांसदहरू एउटै बैठक बसेर दुई तिहाई भनेको होइन। त्यसपछि अर्को कार्यपालिकामाथि नियन्त्रण सम्बन्धमा, कार्यपालिकामाथि नियन्त्रण सम्बन्धमा पनि दुवै सदनहरू अन्तर सम्बन्धित छन्। जस्तो दुवै सदनको सदस्य मन्त्री बन्न सक्ने, रामबहादुर थापा बादल पनि राष्ट्रिय सभाकै सदस्य हुन्, युवराज खतिवडा राष्ट्रिय सभाकै थिए, राष्ट्रिय सभाको सदस्य पनि मन्त्री बन्न सक्छ। अब अहिले वामदेव गौतमलाई पनि मन्त्री बनाउने जुन चर्चा छ नि, उनी चाहिँ राष्ट्रिय सभाका सदस्य हुन् वामदेव गौतम। दुवै सदनका सदस्यहरू मन्त्री बन्न सक्छन् र दुवै सदनले सरकारका काम कारवाहीको अनुगमन गरी निर्देशन दिन सक्छ। मन्त्री परिषद चाहिँ सङ्घीय संसदप्रति उत्तरदायी हुने भनेको छ नि, सङ्घीय संसद भनेका दुईटै सदन हुन्। त्यसले गर्दा दुवै सदनले सरकारमाथि नियन्त्रण कायम गर्ने गर्छ। त्यसपछि अर्को संसदीय सुनवाई सम्बन्धमा, अब अहिले पनि निवर्तमान मुख्य सचिवलाई बेलायतको राजदूत, युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि नेपाल सरकारले नियुक्ति गर्ने निर्णय गरेको छ। राजदूत पदमा नियुक्ति भन्दा हुनुभन्दा पहिला सुनवाई हुनुपर्छ। त्यो सुनवाई गर्ने चाहिँ सुनवाई समितिमा दुवै सदनका सदस्यहरू रहन्छन्। यसरी संयुक्त समितिको गठन गरिँदो रहेछ र दुवै सदनका सदस्यहरूले मिलेर सुनवाई गर्दा रहेछन् र योग्य व्यक्तिलाई योग्य व्यक्तिको नाम अनुमोदन गर्दा रहेछ। त्यस्तै गरेर महाभियोग सम्बन्धी निर्णय सम्बन्ध, महाअभियोग सम्बन्धी निर्णय सम्बन्ध, यहाँहरूले संविधानमा पढ्नु भएको छ 13 संवैधानिक निकायका प्रमुख र सदस्यहरूलाई महाभियोग लगाएर 6 वर्षभन्दा पहिला पनि हटाउन सकिन्छ, उनीहरूको पद रिक्त हुने अवस्था भनेर उहाँहरूले पढ्नु भएको छ। ती संवैधानिक निकायका प्रमुख र सदस्यहरूलाई महाभियोग लगाउन पर्यो भने प्रतिनिधि सभाले मात्रै लगाउने हो, राष्ट्रिय सभाले महाभियोग लगाउन पाउँदैन। प्रतिनिधि सभा महाभियोग सम्बन्धी प्रस्ताव पारित गर्यो भने पदमुक्त हुन्छन्। तर राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउन पर्यो भने प्रस्ताव चाहिँ प्रतिनिधि सभाले मात्रै ल्याउन पाउँछ, प्रतिनिधि सभाका सांसदले मात्रै राष्ट्रपति उपराष्ट्रपतिलाई महाभियोग लगाउने प्रस्ताव ल्याउन सक्छन्। तर निर्णय चाहिँ दुईवटै सदनले गर्नुपर्छ, राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनु पर्दा दुवै सदनले निर्णय गर्नुपर्छ। नेपाल सरकारले, अर्थमन्त्रीले बजेट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कुरा छ नि भनेर भन्नुभएको छ। त्यो यसो उनले चाहिँ त्यो बजेट भाषण गर्दाखेरि संयुक्त बैठकमा भाषण गर्छन्, त्यो भाषण गर्नु र प्रस्तुत गर्नु फरक कुरा संसद। त्यसपछि अर्थमन्त्रीले भाषण सकेपछि प्रतिनिधि सभाका सांसद आफ्नो बैठकतिर, राष्ट्रिय सभाका बैठक सांसदहरू आफ्नो बैठकतिर जान्छन्। त्यसपछि अर्थमन्त्रीले पहिला प्रतिनिधि सभामा अर्को बैठकमा त्यो विधेयक प्रस्तुत गर्छ, अर्थ सम्बन्धी फलानु विधेयक प्रस्तुत गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्छन्, सभामुखले अनुमति दिन्छन्, अनि बल्ल प्रस्तुत गर्छन् कि, र त्यो पारित भएपछि अर्थमन्त्री फेरि राष्ट्रिय सभाको बैठकमा जान्छन् अनि त्यहाँ गएर पनि फलानु विधेयक चाहिँ प्रस्तुत गर्न अनुमति दियोस् भन्छन्, अनि सभाले अनुमति दिन्छ, अनि बल्ल प्रस्तुत गर्छन्। त्यो बजेट भाषणको दिन पहिलो दिन गरिने त्यो जुन भाषण हो त्यसलाई चाहिँ संसदमा चाहिँ प्रस्तुति भनिँदैन कि, प्रस्तुति त्यसपछि हुन्छ। जजको इम्पिचमेन्ट पनि होला नि भन्नुभएको छ, होइन। प्रधान न्यायाधीश लगायतलाई चाहिँ महाभियोग लगाउनु पर्यो भने प्रतिनिधि सभाले नै लगाउने व्यवस्था छ। यो राष्ट्रपति र उपराष्ट्रपतिको हकमा मात्रै राष्ट्रिय सभा पनि संलग्न हुन्छ कि, किनभने राष्ट्रपति जसले चाहिँ नियुक्त छनौट गर्छ उसैलाई चाहिँ अधिकार पनि हुनुपर्छ भन्ने मान्यताले पनि होला। राष्ट्रिय सभाका सदस्यहरू पनि त राष्ट्रपतिको चाहिँ निर्वाचनमा चाहिँ उम्मेदवार हुन्छन् नि त, होइन? त्यही भएर हटाउने बेलामा पनि निर्णय गर्नु पर्यो भने राष्ट्रिय सभाका सदस्यहरूले पनि, यो दुईवटै सदनले महाभियोग सम्बन्धी निर्णय गर्ने भनेको यिनै दुईवटा पदको लागि मात्रै हो, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति। त्यसपछि अर्को अध्यादेश सम्बन्धमा, अध्यादेश सम्बन्ध सर, यो इम्पिचमेन्टको बिल चाहिँ हाउस अफ रिप्रेजेन्टेटिभ मात्र टेबल गर्न पाइन्छ, नेसनल एसेम्बलीमा टेबल हुँदैन हुँदैन इन्टर। हुँदैन, यदि राष्ट्रपतिलाई पनि लगाउन पर्यो यदि महाभियोग भने राष्ट्रिय सभाका सांसदले प्रयास गरेर हुँदैन, त्यो प्रतिनिधि सभाकै सांसदले महाभियोग सम्बन्धी प्रस्ताव ल्याउनु पर्छ। निर्णय गर्ने बेलामा मात्रै राष्ट्रिय सभाका सांसदहरू पनि सहभागिता जनाउँछन्, अन्यथा उनीहरूले चाहेर महाभियोग सम्बन्धी प्रस्ताव आउँदैन। प्रतिनिधि सभाका एक चौथाइ सदस्यहरूले मात्रै यस्तो, एक कम्तीमा एक चौथाइ सदस्यले त्यस्तो प्रस्ताव ल्याउन पाउँछ। अब मैले अध्यादेश सम्बन्धमा भनेको थिएँ यहाँलाई, संघीय संसदको पहिलो बैठकको, पहिलो संघीय संसदको दुवै सदनको पहिलो बैठकमा संघीय संसदको दुवै सदनको पहिलो बैठकमा अध्यादेश प्रस्तुत हुने, दुवै सदनले पारित नगरेमा स्वत निष्क्रिय हुने। अस्ति राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी भए, राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यो ऐन सरह हुन्छ, हेर्नु त्यसको हैसियत ऐन सरह हुन्छ। र त्यसरी अध्यादेश जारी भइसकेपछि बस्ने संसदको बैठकमा, त्यसपछि बस्ने संसदको दुईटै सदनको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्छ सरकारले, यो संवैधानिक बाध्यता हो। अब संघीय संसदको बैठक जहिले आह्वान हुन्छ नि, सामान्यतया हाम्रोमा प्रतिनिधि सभा राष्ट्रिय सभाको दुवै सदनको चाहिँ पहिलो बैठक एकै दिन बस्ने गर्छ, होइन? राष्ट्रपतिले आह्वान गरेपछि र त्यो बैठकमा जति पनि यो बिचमा सरकारले अध्यादेश ल्याएको हुन्छ त्यो पहिलो बैठकमै प्रस्तुत गर्नुपर्ने हुन्छ, एकै दिन दुईवटै सदनमा अध्यादेश प्रस्तुत हुन्छ र दुईवटै सदनले स्वीकृति नदिएमा त्यो स्वत निष्क्रिय हुन्छ। भनेपछि अध्यादेश पनि तिनीहरूले आपसमा मिलेर निर्माण गर्ने रहेछ। अब खासरी यिनै हुनेहरू मैले अघि सुरुमा पनि भनेको थिएँ, यो संघीय संसद भनेकै यो दुईवटा सदनको संयुक्त रूप हो। संसदको मेन काम भनेको कानुन निर्माण हो, कानुन निर्माण लगायतका संसदका अरू सबै कार्यहरूमा दुईवटै सदनहरू आपसमा मिलेर, एक आपसमा मिलेर काम गर्छन्। दुवै एकअर्काका विरोधी र प्रतिस्पर्धी होइनन्, यी आपसमा अन्तर सम्बन्धित छन् र यो अन्तर सम्बन्धलाई निम्न बुँदाहरूद्वारा प्रष्ट पार्न सकिन्छ भनेर, कुन कुन विषयमा यिनीहरू कसरी सम्बन्धित छन् आपसमा, होइन भनेर यी बुँदाहरूद्वारा यहाँले प्रष्ट पार्न सक्नुहुन्छ। अब हामी यो दुई सदन बीचका समानता र भिन्नतातिर जाउँ। जनावर संग्रह सम्बन्धी निर्णय पनि संयुक्त बैठकमा पेश गर्ने हो। यहाँले जनमत संग्रह सम्बन्धी जुन विषय भन्नुभयो यो बुँदालाई पनि यहाँले थप्न सक्नुहुन्छ, होइन? अब इक्जाममा अब कतिसम्म लेख्न सक्नुहुन्छ यदि समय रह्यो भने अरू मुद्दाहरू थप्दै जान्छ। संयुक्त बैठकबाट हो कि यो बेग्ला बेग्लै सदनमा हो सर? यो बेग्ला बेग्लै हो। सरकारले राष्ट्रिय महत्त्वका कुनै पनि विषयमा जनमत संग्रह गर्ने निर्णय गर्यो भने त्यस्तो निर्णय सहितको प्रस्ताव संघीय संसदमा प्रस्तुत गर्छन्। संघीय संसदका दुवै सदनले दुई तिहाई बहुमतले त्यो प्रस्तावलाई अनुमोदन गरेमा मात्रै सरकारले जनमत संग्रह गर्न पाउँछ। नत्र सरकारले चाहँदैमा कुनै पनि विषयमा दुवै सदनबाट चाहिँ स्वीकृत नगराएसम्म जनमत संग्रह गर्न सक्दैन। अलिक कठोर व्यवस्थै लागू गरिएको छ। मैले अघि भने संयुक्त बैठक नभनेसम्म यहाँले अलग अलग हो भनेर बुझ्नुपर्ने हुन्छ। यो संयुक्त बैठकमा पेश गर्ने विधेयकहरू कस्तो कस्तो विषयसँग सम्बन्धित हुन्छ हजुर? यो संयुक्त बैठकमा कस्ता कस्ता विधेयकहरू प्रस्तुत हुन्छन् भन्ने विषयमा जुन यहाँले जिज्ञासा राख्नु हो, यो मैले भोलिको क्लासमा चाहिँ भन्थेँ, तैपनि तपाईँले सोधिहाल्नु भएको हुनाले मैले छोटकरीमा बताएँ। राष्ट्रिय सभा र प्रतिनिधि सभा जुनसुकै सदनमा पनि उत्पत्ति हुने विधेयक भनेका साधारण विधेयक हुन् भन्ने मैले अघि यहाँलाई विधेयकलाई साधारण र अर्थ भनेर बाँडिन्छ कि होइन। अर्थ विधेयक बाहेकका विधेयकहरू सबै साधारण विधेयक हुन्। अर्थ विधेयकको परिभाषा संविधानमा छ। ती साधारण विधेयक जुनसुकै सदनमा पनि प्रस्तुत हुन सक्छन् र राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक मात्रै संयुक्त बैठकमा जान्छ। यसमा पहिला तपाईँले यो सम्झिनुभयो भने बल्ल तपाईँले इक्जाममा यदि कस्ता कस्ता विधेयकहरू संयुक्त बैठकमा छलफल गरिन्छन् भन्यो भने अनि लेख्न सजिलो हुन्छ। राष्ट्रिय सभामा सुरुमा प्रस्तुत भएको विधेयक मात्रै संयुक्त बैठकमा जान सक्छ। प्रतिनिधि सभामा यो उत्पत्ति भएको भनेको पहिला कहाँ प्रस्तुत भएको हो, पेस भएको हो भनेको हो कि होइन। सुरुमा प्रतिनिधि सभामा पेस भएको विधेयक चाहिँ संयुक्त बैठकमा जान्न, राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक मात्रै संयुक्त बैठकमा जान्छ। कस्तो अवस्थामा भन्दा राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको विधेयकलाई प्रतिनिधि सभाले अस्वीकार गरेमा, राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको विधेयकलाई प्रतिनिधि सभाले अस्वीकार गरेमा एउटा चाहिँ, अनि अर्को प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको र उक्त संशोधनमा राष्ट्रिय सभा सहमत नभएको अवस्थामा, दुईवटा मात्रै कुरा सम्झिनुहोस् यहाँले। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकलाई प्रतिनिधि सभाले के गर्न सक्छ? संशोधन गर्न सक्छ। संशोधन नगरिकन राष्ट्रिय सभाले जे ल्यायो त्यही पारित गरिदिन सक्छ होइन, अथवा पारितै नगरिकन लामो समयसम्म आफै कहाँ थन्काइदिएर राख्न सक्छ। अब राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधि सभाले एज इट इज केही पनि संशोधन नगरिकन हुबहु पारित गरेर पठाइदियो भने पुरै सकियो, त्यसपछि प्रमाणीकरणको लागि जान्छ अनि ऐन बन्छ होइन। तर प्रतिनिधि सभाले संशोधन गरिदियो, त्यसमा राष्ट्रिय सभाले पठाएको विधेयकमा संशोधन गरिदियो र फिर्ता पठाइदियो, पारित गरेपछि फिर्ता पठाउने हो कि जहाँबाट आयो त्यहीँ हो पठाउने, अनि त्यसरी प्रतिनिधि सभाले संशोधन गरेर पठाइदिएको विधेयकलाई राष्ट्रिय सभाले स्वीकार गर्यो भने पनि सकियो। प्रतिनिधि सभाले जहाँ जहाँ चेन्ज गराएको थियो त्यसमा राष्ट्रिय सभा सहमत भयो भने पनि कुरै सकियो, प्रमाणीकरणका लागि जान्छ। तर प्रतिनिधि सभाले गरेको संशोधनमा राष्ट्रिय सभा सहमत नभएमा, सहमत भएन भने राष्ट्रिय सभाले आफू खुसी विधेयक अघि बढाउन सक्दैन, त्यो विधेयक संयुक्त बैठकमा जान्छ। संयुक्त बैठकमा प्रतिनिधि सभा राष्ट्रिय सभा दुवैका सांसद हुन्छन्, सभामुखले अध्यक्षता गर्छन् त्यो बैठकको, र त्यो बैठकले विधेयकलाई जुन रूपमा पारित गर्छ त्यही रूपमा नै प्रमाणीकरणका लागि अघि बढ्छ। र संयुक्त बैठकमा पनि प्रतिनिधि सभाकै बहुमत पुग्छ, हेर्नु फेरि यता 275 जना छन्, उता जम्मा 59 जना छन्, अनि प्रतिनिधि सभाले जसरी चाहन्छ त्यो विधेयक त्यसै गरी अगाडि बढ्न सक्छ। यसरी दुईवटा अवस्थामा मात्रै संयुक्त बैठकमा विधेयक जान्छ। यो कुरा मैले आजै भने, भोलि चाहिँ यो छलफल नगर्दा पनि होला जस्तो लाग्यो, यहाँले बुझ्नु होला। हजुर, अब हामी अब यहाँले चाहिँ यो अन्तर सम्बन्ध निम्न बुँदाहरूमा चाहिँ प्रश्न पार्न सकिन्छ भनेर यी बुँदाहरू चर्चा गर्नु होला। त्यसपछि अब हामी दुई सदन बिचमा रहेका केही समानताहरूतिर जाउँ। दुवै सदनहरूमा केही कुराहरूमा समानता छ। पहिलो कुरा, दुवै सदन कानुन निर्माणमा संलग्न छ। दुवै सदनहरू कानुन निर्माणमा संलग्न छन्। दुवै जनप्रतिनिधिमूलक निकाय, दुवै जनप्रतिनिधिमूलक निकाय, दुवै सदनमा समिति प्रणाली छ। प्रतिनिधि सभामा 10 वटा छन्, राष्ट्रिय सभामा 4 वटा छन्, त्यो अलग कुरा हो, तर दुवै सदनमा समितिहरू छन्। दुवै सदनमा समितिहरू छन्, दुवै सदनमा अध्यक्षता गर्ने व्यक्ति छन्, दुवै सदनमा अध्यक्षता गर्ने व्यक्ति छन्, र मत बराबर भएमा मात्र निर्णायक मत दिन सक्छन्। दुवै अध्यक्षहरूलाई, सभामुख र अध्यक्षलाई चाहिँ मताधिकार हुँदैन, बराबर मत आयो भने मात्रै उनले निर्णायक मत दिने हो। दुवै सदनका सदस्यहरू मन्त्री बन्न सक्छन्, दुवै सदनका सदस्यहरू मन्त्री बन्न सक्छन्, दुवै सदनलाई विशेषाधिकार प्राप्त छ, संसदीय विशेषाधिकार दुवै सदनले प्रयोग गर्न सक्छ। संसदका बैठकहरू कसरी सञ्चालन गर्ने, के कार्यविधि अपनाउने, कसरी अघि बढाउने भन्ने सम्बन्धमा दुवै सदनहरू स्वतन्त्र छन्, तर विशेषाधिकार दुवैले उपयोग गर्छ। त्यस्तै गरेर अब यसका भिन्नताहरू, दुवै सदनका आधारभूत भिन्नताहरू के के छन् भन्दा, शक्तिमा समानता छैन, होइन, शक्तिमा समानता छैन। तुलनात्मक रूपमा प्रतिनिधि सभा बढी शक्तिशाली छ। अघि मैले भनिहालेँ, कानुन बनाउन पर्यो भने प्रतिनिधि सभाको इच्छा बेगर राष्ट्रिय सभा एक्लैले जति प्रयास गरे पनि कानुन बन्दैन। बरु प्रतिनिधि सभाले चाहिँ राष्ट्रिय सभालाई बाइपास गरेर अघि बढ्न सक्छ, 2 महिनाभित्र फिर्ता गरेन भने एकलौटी रूपमा अघि बढाउन सक्दो रहेछ। अर्थ विधेयकको हकमा त राष्ट्रिय सभाले चाहिँ सुझाव भए सुझाव दिने र 15 दिन रोक्ने मात्रै रहेछ, पारितसम्म गर्न पाउँदो रहेछ उसले, होइन, सरकारको गठन गर्ने प्रतिनिधि सभाले रहेछ। मन्त्री उनीहरू भए पनि, राष्ट्रिय सभाका भए पनि प्रतिनिधि सभामा बहुमत ल्याउने संसदीय दलको नेता प्रधानमन्त्री बन्छ, होइन। अब महाभियोगकै कुरामा पनि हेर्नु न, राष्ट्रपति र उपराष्ट्रपतिको हकमा मात्रै भयो, अरूमा चाहिँ प्रतिनिधि सभा नै हावी हुँदो रहेछ। त्यसैले शक्तिमा समानता छैन, तुलनात्मक रूपमा प्रतिनिधि सभा बढी शक्तिशाली छ, पहिलो कुरा। त्यसपछि अर्को, कार्यकालमा भिन्नता छ। प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष हुन्छ, राष्ट्रिय सभा स्थायी सदन हो र यसका सदस्यहरूको कार्यकाल 6 वर्ष हुन्छ, अनि 2/3 सदस्यहरू 6 वर्षको हुन्छ भने चाहिँ कसरी थाहै भयो भन्नु होला फेरि। प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष हुन्छ भन्यो, राष्ट्रिय सभा स्थायी सदन हो यसका सदस्यको कार्यकाल 6 वर्ष हुन्छ भने नि, मैले राष्ट्रिय सभाको कार्यकाल 6 वर्ष हुन्छ भनिरहेको छैन, मैले राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल 6 वर्ष हुन्छ भने, राष्ट्रिय सभा स्थायी सदन, कार्यकालमा भिन्नता रहेछ। त्यसपछि सरकार गठन र विघटनमा प्रतिनिधि सभा मात्रै संलग्न रहने, सरकारको गठन र विघटनमा राष्ट्रिय सभा संलग्न रहँदैन। त्यस्तै गरी अरू सदस्यहरूको सङ्ख्या, सदनको सङ्ख्या फरक छ, एउटामा 275 अर्कामा 59 सदस्य, सदनको सङ्ख्या, सदस्य सङ्ख्या फरक छ। अनि अर्को निर्वाचन प्रणाली फरक छ, प्रतिनिधि सभामा मिश्रित निर्वाचन प्रणाली छ, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भन्छ नि फर्स्ट पास्ट द पोस्ट सिस्टम भन्ने एउटा, अनि अर्को समानुपातिक। प्रतिनिधि सभामा मिश्रित निर्वाचन प्रणाली रहेछ, राष्ट्रिय सभामा एकल संक्रमणीय मत प्रणाली। यसरी निर्वाचन प्रणाली दुवैको फरक फरक रहेछ, यसमा यिनीहरूमा भएका आधारभूत भिन्नताहरू यिनी। यसरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिचमा केही भिन्नताहरू भए तापनि काम कारवाहीमा यिनीहरू आपसमा अन्तर सम्बन्धित छन्, दुवैले मिलेर कार्य गर्छ। अब केही समस्याहरू, हुन त हाम्रो नेपालमा लामो समयसम्म जानिया राणा शासन चल्यो, राणा शासनको समयमा राणाले बोलेकै कुरा कानुन हुन्थे, अब संसदै थिएन त्यो कुरै भए। 7 सालमा प्रजातन्त्र आइसकेपछि पनि 7 सालको संविधानले एक सदनात्मक संसदको व्यवस्था गरेको थियो, त्यसको पनि अब दुई सदनै थिएनन्, त्यहाँ पनि अब कसको दुई सदन बिचको अन्तर सम्बन्धमा के समस्या भन्ने कुरा उल्लेख गर्ने कुरै भएन। त्यसपछि राजा सरी 15 सालको संविधानले दुई सदनात्मक संसदको व्यवस्था गरे पनि त्यो हाम्रो परिप्रेक्ष्यमा एउटा चाहिँ नयाँ प्रयोग थियो, त्यही पनि पुरा कार्यकाल काम गर्नै पाएन। 18 महिनामै जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हालियो र पञ्चायती व्यवस्था सुरु भयो। पञ्चायती व्यवस्थामा एक सदनात्मक संसद थियो, त्यहाँ पनि अब दुई सदन नभएको हुनाले अब त्यहाँ समस्याहरू के हुन्छन् भनेर अनुभव गर्न सकिने अवस्था रहेन। अनि 46 सालको राजनीतिक परिवर्तनपछि पनि दुई सदनात्मक संसदको व्यवस्था त थियो, तर त्यही बिचमा पनि फेरि माओवादी सशस्त्र विद्रोह र संसद विघटन लगायतका कार्यहरूले बिचमा चाहिँ संसद नभएर लामो समयसम्म प्रतिनिधि सभा नै नभएन। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए पछि धेरै पछि मात्रै प्रतिनिधि सभा पुनर्स्थापना गरे, त्यसपछि फेरि त्यो राजनीतिक परिवर्तनपछि प्रतिनिधि सभा पुनर्स्थापनापछि पनि फेरि एक सदनात्मकै संसद रह्यो, अनि अहिले बल्ल 72 सालको संविधानमा फेरि दुई सदनात्मक संसदको व्यवस्था गरेर अहिले चाहिँ यिनीहरू कार्यान्वयनको चरणमा छन्। अब यस्तो अवस्थामा केही त्यहाँ हामीले अनुभव गरिएका केही समस्याहरू के हुन् भन्नुहुन्छ भने, पहिलो कुरा राष्ट्रिय सभा अनुभवी र विज्ञहरूको सदन भनिए तापनि, राष्ट्रिय सभालाई अनुभवी र विज्ञहरूको सदन भनिए तापनि ऐन निर्माण प्रक्रियामा, प्रतिनिधि सभाको निर्णय अनुमोदन गर्ने, सदनको रूपमा सीमित हो। हामीले चाहिँ विज्ञताको उपयोग हुन्छ त्यहाँ भनिन्छ होइन, प्रतिनिधि सभाले पारित गरेर पठाएको कुनै पनि विधेयकमा नि राष्ट्रिय सभाले नीतिगत असहमति जनाएर ठुलो फेरबदल अहिलेसम्म गरेको छैन। त्यही शाब्दिक कुराहरूमा शुद्धा शुद्धि सानातिना कुराहरूमा चाहिँ परिवर्तन गर्नुको खासै ठुलो के अर्थ रहन्छ? त्यसैले यसले चाहिँ प्रतिनिधि सभाको निर्णय अनुमोदन गर्ने सदनको रूपमा मात्रै सीमित बन्न पुगेको छ। यो हाम्रोमा भएको एउटा चाहिँ समस्याको रूपमा यसलाई उल्लेख गर्न सक्नुहुन्छ। अनि अर्को, राष्ट्रिय सभालाई प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिहरूलाई व्यवस्थापन गर्ने थलोको रूपमा प्रयोग गरेको भनी आलोचना हो। यो यहाँले बुझिहाल्नुहुन्छ, यो धेरै भनिरहनु परेन यसमा नि। त्यसपछि अर्को, दुवै सभातिर चाहिँ समितिहरूको क्षेत्राधिकारमा दोहोरो बना रह समितिको क्षेत्राधिकारमा दोहोरो बना रह मैले हिजै पनि बताएको थिएँ नि यहाँहरूलाई, राज्य व्यवस्था तथा सुशासन समिति भन्छ, अनि उता पनि दिगो विकास तथा सुशासन समिति भन्छ कि। हुन त यो सुशासन भन्ने शब्दै अमूर्त भयो, अब सबैले मन्त्रालय सबै समितिले गर्ने भनेकै सुशासन कायम गर्नु हो होइन। त्यत्रो विषय क्षेत्राधिकारभित्र परेपछि त जसलाई पनि बोलाउन सकियो र त्यो एजेन्डा चाहिँ उद्देश्य के हो भन्दा सुशासन कायम गर्ने भनेर भन्न त सकियो, तर यस्ता अरू पनि धेरै कुराहरू छन् कि। क्षेत्राधिकार दुईवटा सदनहरूको दुईवटा समितिहरूको एउटै क्षेत्राधिकार राखिदिएपछि त त्यो निर्णयमा पनि फरक पर्न सक्छ, दोहोरो दुई थरी निर्णय जान सक्छ सरकारलाई, कुन चाहिँ निर्णय कार्यान्वयन गर्ने त अप्ठ्यारो स्थिति रहन सक्छ। त्यो समितिको क्षेत्राधिकारमा दोहोरोपना रहेको छ। अनि अर्को, राष्ट्रिय सभामा दलका शीर्ष नेतृत्वको उपस्थिति कमजोर हुने, राष्ट्रिय सभामा दलका शीर्ष नेतृत्वको उपस्थिति कमजोर हुने प्राय जसो शीर्ष नेतृत्वहरू प्रतिनिधि सभाकै सदस्य बन्न चाहन्छन्, चुनाव जितेर लडेर आउन चाहन्छन् र राष्ट्रिय सभामा हतपति जान चाहँदैन। त्यही भएर शीर्ष नेतृत्वको उपस्थिति कमजोर हुँदाखेरि पनि दुईटा सदनहरू बिचको सम्बन्धमा प्रगाढपन अझ आउन नसकेको अवस्था देखियो। त्यसपछि अर्को, राष्ट्रिय सभाले पठाएको विधेयकलाई प्रतिनिधि सभाले वर्षौंसम्म रोकेर राख्ने, अनन्त समयसम्म त्यसरी रोकिदिएर राखिदिँदाखेरि सम्बन्धमा पनि चिसोपना आउने र सम्बन्ध प्रभावकारी नहुने अवस्था रहन्छ। यहाँ प्रश्नहरू गरिराख्नु भएको छ, मैले देखिरहेको छु। राष्ट्रिय सभा कसरी विज्ञहरूको सदन हो भन्नुभयो नि, राष्ट्रिय सभा कसरी विज्ञहरूको सदन हो भन्नुहुन्छ भने, राष्ट्रिय सभाको निर्वाचन प्रणाली हेर्नु त, एकल संक्रमणीय मत प्रणाली छ, त्यहाँ दलहरूलाई जनताले भोट दिन्छन्, सरी जनताले चाहिँ चुनाव जिताएर पठाएका हाम्रा जनप्रतिनिधिहरूले त्यसपछि छानेर तिनीहरू राष्ट्रिय सभामा गएका हुन्छन् र राष्ट्रिय सभामा सामान्यतया राष्ट्रको विभिन्न क्षेत्रहरूमा ख्यातिप्राप्त व्यक्तिहरू लाई निर्वाचित गरेर ल्याउने गरिन्छ, उम्मेदवार नै त्यही किसिमको बनाउने गरिन्छ कि। अब हाम्रो मुलुकको नेपालको कन्टेक्स्टमा हेर्नु हो भने, यसलाई उदाहरण बनाएर हेर्नु भने, मैले इक्जाम्पलका लागि एक दुईवटा दिन सक्छु। जस्तो राधेश्याम अधिकारी, नेपाली काङ्ग्रेस सम्बद्ध राधेश्याम अधिकारी कानुनका ज्ञाता हो। अनि अर्को पनि एकजना हुनुहुन्छ नि, रामनारायण बिडारी, उहाँ पनि संविधान कानुन ब्याकग्राउन्डको मान्छे, कानुनको ज्ञाता हुनुहुन्छ उदाहरणबाट। जस्तो अर्को, युवराज खतिवडा, लामो समयसम्म राष्ट्र ब्याङ्कको गभर्नर भएर योजना आएको उपाध्यक्ष भएर आएको मान्छे, अर्थतन्त्र बुझेको मान्छे, त्यस्ता व्यक्तिहरूलाई त्यहाँ ल्याइन्छ, त्यही भएर त्यो विज्ञहरूको सदन भनेर राष्ट्रिय सभालाई भनिएको। तर हाम्रोमा अघि हामीले समस्यामा भनिहाल्यौँ नि, विज्ञहरूको सदन भनिन्छ तर निर्वाचनमा हारेका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने थलोको रूपमा यसलाई परिणत गर्दै लगिएको छ भनेर आलोचना आयो त भइरहेको छ, यसलाई समस्यामा लेख्न सक्नुहुन्छ। अनि अर्को यहाँले के भन्नुभएको थियो भने, अलि अगाडि एउटा क्वेसन गर्नुभएको थियो त्यो च्याटमा, यो राष्ट्रिय सभाको त कामै छैन रहेछ भनेर लेख्नु भएको छ, यो त कमजोर रहेछ, किन चाहियो भन्नु भन्नुभएको छ। यो किन चाहियो भनेर प्रश्न पनि आउन सक्छ कि, हो त्यसो भन्यो भने अघि मैले यहाँलाई सुरुमै पनि भनेको थिएँ नि त, दुई सदनात्मक संसदका सबल पक्षहरूमा जे जे कुरा भनियो नि, हो त्यही कारणले यो चाहिँ यो सदन चाहिँ तुलनात्मक रूपमा कमजोर हुँदा हुँदै पनि निम्न कारणहरूले गर्दा राष्ट्रिय सभाको पनि औचित्य छ अथवा दुई सदनात्मक संसद नेपाल जस्तो मुलुकको लागि आवश्यक छ भनेर लेख्नु पर्यो। किन भन्दा नेपाल सामाजिक सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक हो, अनेक जाति भाषा वर्ण सम्प्रदायका मानिसहरू यहाँ बसोबास गर्छन्, सबै वर्गका व्यक्तिहरूलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराउनका लागि पनि राष्ट्रिय सभा आवश्यक छ, त्यही भएर दुई सदनात्मक संसद चाहिएको हो र नीति निर्माणमा विज्ञताको उपयोग गर्नुपर्ने हुन्छ, विज्ञहरूको राय सल्लाह सुझावहरूलाई लिएर नीति बनाइयो भने त्यस्तो नीति राम्रो बन्छ, परिपक्व निर्णय नीति हुन्छ र व्यवहारिक हुन्छ, त्यही भएर राष्ट्रिय सभा आवश्यक भएको हो भन्नु पर्यो। समावेशी लोकतन्त्रलाई प्रवर्धन गर्न भन्नु पर्यो, अघि हामीले भन्यौँ चुनाव लड्न नसकेका गरिब मान्छेहरू जनताको लागि राजनीति गरिरहेको हुन्छ, स्थानीय तहमा जनताले मन पराइरहेको हुन्छ, तर उसले चुनावमा त खर्च हुन्छ नि त, हेर्नु त एउटा स्थानीय तहको चुनावमा त 5-5 करोड खर्च भएको छ भन्छ, गरिबले कसरी चुनाव लड्न सक्छ यो महँगो निर्वाचन प्रणाली। त्यसरी गरिबीका कारणले त अल्पसङ्ख्यक सीमान्तकृत समुदायका व्यक्तिहरू, लोपोन्मुख समूहका व्यक्ति जसलाई भोट नदिन सक्छन्, त्यस्ता व्यक्तिहरूलाई पनि नीति निर्माणमा सहभागी गराउनु पर्ने, समावेशी लोकतन्त्रलाई प्रवर्धन गर्नको लागि पनि राष्ट्रिय सभा आवश्यक छ भनेर भन्नु पर्यो कि। हाम्रो राष्ट्रिय सभाको गठनै हेर्नु न तपाईँले, त्यहाँ के भनेको छ, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8-8 जनाका दरले आउँछन् भनेको छ नि, 8 जनामा हेर्नु त 3 जना त महिलालाई रिजर्भेसन छ नि, दलितलाई छ, अपाङ्गलाई छ, अनि लोपोन्मुख भन्छ होइन, ए अल्पसङ्ख्यक भन्छ, भनेपछि त्यो विभिन्न वर्ग र समूहका मान्छेहरूलाई त्यहाँ प्रतिनिधित्वको सुनिश्चितता भयो नि, त्यसले समावेशी लोकतन्त्रलाई प्रवर्धन गर्छ कि, यिनै कारण। अनि त्यसपछि अघि भनियो थ्योरी अफ द सेपरेसन अफ पावर अनुसारका सरकारका मेन प्रमुख अङ्गहरू मध्येको एक व्यवस्थापिका रिक्त रहनु त राम्रो होइन नि त, त्यही भएर यो दुई सदनको सान्दर्भिकता खर्चिलो हुँदाहुँदै होइन, यो सदन तुलनात्मक रूपमा कमजोर हुँदाहुँदै पनि हाम्रो नेपालको लागि यो आवश्यक छ र यसमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ भनेर त्यसरी यहाँले लेख्नु पर्यो। र अर्को एउटा जिज्ञासा राख्नु भएको छ, यो राष्ट्रिय सभा चाहिँ हाम्रोमा मात्रै कमजोर हो कि अन्यत्र पनि यस्तै कमजोर हुन्छ सर भनेर भन्नुभएको छ। विश्वमा दुई सदनात्मक संसद जुन जुन मुलुकहरूमा छ त्यहाँ माथिल्लो सभाभन्दा तल्लो सभा नै शक्तिशाली हुन्छ, माथिल्लो सदनलाई आलोचना गर्नेहरूले कमजोरहरूको सदन भनेर भन्छन्, तर संयुक्त राज्य अमेरिकाको सिनेट मात्रै यस्तो सदन हो, यस्तो माथिल्लो सदन हो जुन तल्लो सभाभन्दा पनि बढी शक्तिशाली छ। माथिल्लो सदन शक्तिशाली भएको देश अमेरिका हो, त्यहाँको सिनेट अत्यन्तै शक्तिशाली छ, नत्र अधिकांश मुलुकहरूमा राष्ट्रिय सभा कमजोरै हुन्छ। संसदीय पद्धतिको जननी मानिने बेलायतको अभ्यास हेर्नुभयो भने पनि बेलायतमा माथिल्लो सदन कमजोर छ, बेलायतमा राष्ट्रिय सभामा त्यहाँको माथिल्लो हाउसलाई हाउस अफ लर्ड्स भन्छ, हाउस अफ लर्ड्समा कतिजना सदस्य हुन्छन् भनेर क्वेसन तपाईँलाई कसैले सोध्यो भने त्यसको सङ्ख्या नै यकिन हुन्, त्यो राष्ट्रिय सभा त्यहाँको हाउस अफ लर्ड्सका सदस्यहरू चाहिँ आजीवन सदस्य हुन्छन्, तिनीहरू मन लाग्यो भने आउँछन्, मन नलागे आउँदैन, र अधिकांश विधेयकहरू त्यहाँ 95% भन्दा बढी विधेयकहरू तल्लो सदनमै उत्पत्ति हुन्छ। भनेपछि राष्ट्रिय सभा प्राय सबैजसो मुलुकहरूमा तल्लो सदनको तुलनामा कमजोर नै छ। तर पनि त्यही अघि हामीले माथि भनेका कुराहरूका लागि दुई सदनात्मक संसदको व्यवस्था गर्ने गरिएको हो। अब हामी यो टपिकमा चाहिँ यहाँहरूको कुनै जिज्ञासा छैनन् भने अब हामी अर्को टपिक एकदम छोटो छ, 15 मिनटमा सकिन्छ, अब हामी त्यतातिर लाग्छ। कति नम्बरमा छ भन्नुहुन्छ भने अर्को 5.7 हेर्नु त, 5.7 सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका भनेको छ। सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका, अब यहाँबाट यहाँहरूलाई आउन सक्ने सम्भावित प्रश्न भनेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठनबारे उल्लेख गर्नुहोस् र यसको कार्य अथवा भूमिका के हो चर्चा गर्नुहोस्। यिनै दुईवटा प्रश्नहरू यहाँबाट सम्भावित अलिक महत्त्वपूर्ण प्रश्न हो, यिनै त्यहाँ देखिएका समस्याहरू त सधैँ छन्। अब यो सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति भन्दा बित्तिकै यहाँहरूले संसदीय समिति भनेर झुक्किने गर्नुहुन्छ कतिजना। अघि हामीले चर्चा गरेका, हिजो वर्णन गरेका संसदीय समिति जस्तो समिति होइन यो, यो छुट्टै समिति हो, सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति। यहाँहरूले संविधानमा हेर्नु होला, त्यहाँ के भनेको छ भने संसदको काम कारवाही को सञ्चालन तथा व्यवस्थापनको लागि एक सचिवालय रहनेछ र त्यस सम्बन्धी अन्य कुराहरू सङ्घीय ऐन बमोजिम, सङ्घीय कानुन बमोजिम निर्धारण हुनेछ। संसदको काम कारवाही सुचारू रूपले सञ्चालन गर्न संसदलाई सहयोग पुर्याउन एउटा सचिवालय रहने कुरा संविधानमा उल्लेख छ। त्यो सचिवालय भनेको सङ्घीय संसद सचिवालय, संसदको काममा सहयोग पुर्याउन भनेको छ नि। संसदको काम त कानुन बनाउने, बजेट पारित गर्ने, नीति कार्यक्रम स्वीकृत गर्ने, सरकार गठन विघटन गर्ने, सन्धि सम्झौता अनुमोदन गर्ने, महाभियोग सम्बन्धी निर्णय गर्ने, त्यो संसदको काम हो। संसदको त्यो कार्यलाई सहयोग पुर्याउन एउटा सचिवालय रहने र त्यसको सञ्चालन तथा व्यवस्थापन चाहिँ सङ्घीय कानुन बमोजिम हुने भन्ने प्रावधान छ। सोही प्रावधान बमोजिम सङ्घीय संसद सचिवालयको स्थापना गरिएको धारा 107 छ भन्नुभएको छ। सङ्घीय संसद सचिवालय सम्बन्धी व्यवस्था यहाँले संविधानको धारा 107 हेर्न सक्नुहुन्छ। त्यहाँ के भनेको छ भन्दा सङ्घीय संसदको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहनेछ, त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। त्यही बमोजिम सङ्घीय संसद सचिवालयको गठन गरिएको। अब त्यो सङ्घीय संसद सचिवालयले के काम गर्छ? सङ्घीय संसद सचिवालयको मेन काम भनेको चारवटा बुँदामा चाहिँ उल्लेख गरिएको छ। ऐन र नियमावलीमा सङ्घीय संसद सचिवालयको कामबारे उल्लेख गरेको छ, यो पनि याद चाहिँ गर्नुहोला। पहिलो नम्बरमा सङ्घीय संसद, सङ्घीय संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई बुझाउँछ। सङ्घीय संसद संसदीय समिति, समिति भनेका 3-16 पदाधिकारी, पदाधिकारी पनि हामीले लेखेका छौँ हिजो, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, दलका नेता, सचेतक, महासचिव भनेर, होइन, पदाधिकारी र सदस्यहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनु। काम संघीय संसद सचिवालय। सदस्य भनेका सांसद हुनलाई सेवा सुविधा उपलब्ध गराउनु। दोस्रो, संघीय संसदको काम कारवाही सुचारू रूपले सञ्चालन गर्नका लागि प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनु। अब संघीय संसदको काम कारवाही सुचारू रूपले सञ्चालन गर्नका लागि प्रशासनिक सपोर्ट चाहिन्छ, भौतिक व्यवस्थापन गर्नु पर्यो, आर्थिक व्यवस्थापन गर्नु पर्यो, त्यस्ता कार्यहरूलाई प्रभावकारी बनाउने काम संघीय संसद सचिवालयले गर्छ। तेस्रो, संघीय संसदको सूचना प्रणालीलाई प्रभावकारी बनाउने, तथा संघीय संसद परिसरमा सुरक्षा प्रबन्ध मिलाउने। सूचना प्रणाली प्रभावकारी बनाउने काम संघीय संसद सचिवालयकै हो। संघीय संसदको बैठकभित्र के कामहरू हुन्छ, ती कुराहरू विश्वभरिबाट चाहिँ खुल्ला रूपमा हेर्न सकिन्छ, किनकि संसद भनेको खुल्ला सदन हो, त्यहाँ कुनै पनि कुरा गुपचुप हुँदैन। त्यसका लागि मिडियाहरूलाई त्यहाँ प्रवेश र पहुँच दिने, पहुँच उपलब्ध गराउने, त्यहाँ भइरहेका कामहरूलाई व्यवस्थित ढङ्गले अभिलेख राख्ने, सूचनाको हक सम्बन्धी ऐन लगायतका विभिन्न कानुनहरूद्वारा सार्वजनिक गर्नुपर्ने कुराहरू सार्वजनिक गर्ने, सूचना माग्नेलाई सूचना उपलब्ध गराउने लगायतका यावत कुराहरू संघीय संसद सचिवालयले गर्छ। र संसद सचिवालय संसद परिसरमा सुरक्षा प्रबन्ध मिलाउने। संसदको बैठक बस्नुभन्दा पहिला नेपाली सेनाको टोली हरेक दिन बैठक बस्नुभन्दा आधा घन्टा अगाडि, एक घन्टा अगाडि बैठक कक्षभित्र प्रवेश गर्छन्, तालिम प्राप्त कुकुरहरू सहित। उनीहरूले सबै कुरा त्यहाँ चेक जाँच गरेर यो ठाउँमा बैठक बस्न ठिक छ भनिसकेपछि अनि प्रहरीले त्यो चाहिँ आफ्नो कब्जामा लिन्छ बैठक कक्ष, त्यहाँ कोही पनि प्रवेश गर्न पाउँदैन। अनि सांसदहरू अनि बल्ल त्यो बैठक कक्षभित्र, सभाकक्षभित्र प्रवेश गर्छ। मैले पहिला पनि भने संघीय संसदका बैठकमा सांसदहरू, मन्त्रीहरू र राष्ट्रपतिले अब नीति कार्यक्रम पेश गर्दा र त्यसपछि गएर कुनै कानुनी विषयमा परामर्श दिन महान्याधिवक्ता बाहेक अरूलाई प्रवेश हुँदैन भनेर। त्यही भएर समिति प्रणाली प्रभावकारी भएको र समिति गठन गर्न थालेको भनेको थिएँ नि। यसरी यो सबै सुरक्षा प्रबन्ध मिलाउने काम चाहिँ संघीय संसद सचिवालय, समितिका बैठकमा पनि त्यही हो। त्यसपछि गएर अर्को, संघीय संसदीय दलका कार्यालयहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने। यो त राजनीतिक दल सम्बन्धी ऐनमै छ भनेको थिएँ मैले। संसदीय दलका कार्यालयहरू स्थापना गर्न र कार्यालयको सञ्चालन तथा व्यवस्थापन गर्न संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गर्नुपर्नेछ भन्ने कुरा राजनीतिक दल सम्बन्धी ऐनमा छ है भनेको थिएँ यहाँलाई। त्यही अनुरूप संसद सचिवालयको परिसरमा विभिन्न पार्टीका संसदीय दलका कार्यालयहरू छन् र तिनीहरूलाई चाहिने सेवा सुविधा संघीय संसद सचिवालयले उपलब्ध गराउँछ। एउटामा संसद सचिवालयको काम भनेर ऐनमा यति लेखेको छ र नियमावलीहरूमा संघीय संसद सेवाको सञ्चालन र व्यवस्थापन पनि भनेको छ, यो पनि यहाँले थप्न सक्नुहुन्छ। संघीय संसद सेवाको सञ्चालन तथा व्यवस्थापन, निजामती सेवाभित्रका सेवाहरूमै पर्थ्यो पहिला संसद सेवा, पछि गएर संसद सेवालाई र स्वास्थ्य सेवालाई निजामती सेवाभित्रको निजामती सेवा ऐनबाट झिकेर अलग्गै स्वायत्त निकायको रूपमा अलग ऐनद्वारा अहिले सञ्चालन गरिएको छ। जसरी निजामती सेवाको सञ्चालन र व्यवस्थापन नेपाल सरकारले गर्छ, त्यसै गरी संसद सेवाको सञ्चालन र व्यवस्थापन सङ्घीय संसद सचिवालयले गर्छ। यी भए संसदका सचिवालयका कामहरू, सङ्घीय संसद सचिवालयका कामहरू भन्यो भने यिनी। अब सङ्घीय संसद सचिवालय भनेको एउटा चाहिँ संरचना रहेछ, एउटा सङ्गठन रहेछ। अब त्यो सङ्गठनले आवश्यक पर्ने नीति निर्धारण गर्ने, कार्यक्रम बजेट निर्धारण गर्ने, होइन त्यहाँ भइरहेका काम कारवाहीहरूको रेखदेख गर्ने, अनुगमन गर्ने, नियन्त्रण गर्ने आदि इत्यादि कार्यहरूका लागि एउटा मेकानिजम छ, हो त्यो नै सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति। सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिमा अब म यहाँलाई यसको गठनतिर लाँदैछु। सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठन कसरी हुन्छ र यो के हो भनेर प्रश्न आयो भने, सङ्घीय संसद र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने नीति, कार्यक्रम तथा बजेट निर्धारण गर्न, नीति कार्यक्रम तथा बजेट निर्धारण गर्न र रेखदेख, नियन्त्रण एवं सुपरिवेक्षण गर्न, रेखदेख नियन्त्रण एवं सुपरिवेक्षण गर्न एक सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहेको छ। सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहेको छ जसमा द्याय बमोजिमका 9 सदस्यहरू रहने व्यवस्था छ। 9 सदस्य रहेछ। छोटकरीमा भन्दा सङ्घीय संसद र सचिवालयको बारेमा आवश्यक नीति निर्धारण गर्ने निकाय हो कि, त्यहाँभित्रको सबभन्दा ठुलो बोडी हो। र अब यसका सदस्यहरूमा पहिलो नम्बरमा सभामुख सभापति हुन्छ। सभामुख सभापति, दुई नम्बरमा राष्ट्रिय सभाको अध्यक्ष सदस्य। अब प्रतिनिधि सभाको सभामुख किन लेखिएन भन्नु होला, सभामुख भनेकै प्रतिनिधि सभाको, त्यही भएर प्रतिनिधि सभाको भनिरहनु परेन। तर अध्यक्ष भनेपछि त के को अध्यक्ष भन्ने कुरा हुन्छ नि त, त्यही भएर ऐनमा पनि राष्ट्रिय सभाको अध्यक्ष नै लेखेको छ, राष्ट्रिय सभाको अध्यक्ष सदस्य। त्यसपछि उपसभामुख सदस्य, उपसभामुख सदस्य, अनि चौथोमा राष्ट्रिय सभाको उपाध्यक्ष सदस्य, राष्ट्रिय सभाको उपाध्यक्ष सदस्य। पाँच नम्बरमा महासचिव सदस्य, महासचिव सदस्य। अर्को प्रतिनिधि सभाको सचिव सदस्य, प्रतिनिधि सभाको सचिव सदस्य। सातौँ नम्बरमा राष्ट्रिय सभाको सचिव सदस्य, राष्ट्रिय सभाको सचिव सदस्य। आठौँ नम्बरमा सचिवालय सचिव, सचिवालय सचिव, ब्राकेटभित्र संसदीय अध्ययन तथा अनुसन्धान, संसदीय अध्ययन तथा अनुसन्धान ब्राकेट क्लोज सदस्य, र अन्तिम अर्थात् नवौँ नम्बरमा पुनः सचिवालय सचिव, सचिवालय सचिव ब्राकेटभित्र प्रशासन, ब्राकेटभित्र प्रशासन, यिनी चाहिँ सदस्य सचिव। यसरी नौ सदस्यीय सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था गरिएको छ। यो नौ सदस्यीय समिति हुन्छ, तपाईँलाई अहिले भनेका नामहरू पहिला पनि कता कता पढे जस्तो लाग्यो होला। हामीले अस्ति छलफल गर्दाखेरि संसदीय पदाधिकारीमा चाहिँ यस्तै यस्तै चाहिँ आएको थियो, इक्जाममा नझुक्किनु होला। पदाधिकारी भनौँ भने चाहिँ यता समितिका मान्छे लेख्ने, समिति भनौँ भने उता पदाधिकारीका मुख्य सचेतक सचेतक लेख्नु होला नि। फेरि एकचोटि बरु तुलना गरेर हेरेर चाहिँ राम्रोसँग सम्झिनु होला। नौ सदस्यीय सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति हुन्छ। हामीले यहाँ सचिव भनेर चारवटा लेख्यौँ, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव, अर्को सचिवालय सचिवहरू भनेका छौँ। प्रतिनिधि सभाको सचिव भन्ने र राष्ट्रिय सभाको सचिव भनेको कर्मचारी होइनन्, तिनीहरू राजनीतिक व्यक्तिहरू हुन्। सभामुखले सिफारिस गरेर राष्ट्रपतिले नियुक्त गर्ने प्रतिनिधि सभा सचिव हुन्, राष्ट्रिय सभाको अध्यक्षले सिफारिस गरेर राष्ट्रिय सभा राष्ट्रपतिले नियुक्त गर्ने चाहिँ राष्ट्रिय सभा सचिव हुन्। तिनीहरूको कार्यकाल 5 वर्ष हुन्छ। त्यो हुनको लागि कर्मचारी हुनु पर्दैन, कर्मचारीबाट पनि रिजाइन गरेर जान चाहिँ सकिन्छ त्यहाँ ती पदमा। तर यो व्यक्ति विकास हुँदै जस्तै अब अफिसर, उपसचिव, सहसचिव, सचिव हुँदै जाने होइन, त्यो त्यो चाहिँ राजनीतिक नियुक्तिको पद हो। अनि अर्को जुन नवौँमा र आठौँमा हामीले सचिवालय सचिव भन्यौँ नि, यो मन्त्रालयको सचिव जस्तै हो। अरू मन्त्रालयहरूमा जसरी सचिव हुन्छ कर्मचारीबाटै गएको हो, त्यस्तै सचिव हो, कर्मचारीबाटै हुने हो सचिवालय सचिव। तर दुईवटा छन्, एउटाले संसदीय अध्ययन तथा अनुसन्धानको पाटो मात्रै हेर्छन्, अर्कोले प्रशासन हेर्छन्। त्यो प्रशासन हेर्ने सचिव चाहिँ सचिवालय सचिव हो, ए सदस्य सचिव हो। अर्थ मन्त्रालयमा पनि राजस्व सचिव, अर्थ सचिव भए जस्तै संसद सचिवालयमा पनि दुईवटा सचिव रहेछन् कि। यसरी नौ सदस्यीय समिति छ, गठन भन्नु भने यही कुरा उल्लेख गर्ने हो। सचिवालय सचिव संसद सेवाको मात्रै हुन्छ भन्नुभएको छ, हो, सचिवालय सचिव हुनको लागि निजामती सेवातिरबाट आउनु मिल्दैन, महासचिवको रूपमा त आउन मिल्छ, तर सचिवालय सचिवसम्म संसद सेवा भित्रैबाट जाने हो। अघि सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति भनेर कार्य व्यवस्था परामर्श समिति भन्ने चाहिँ एउटै हो कि भिन्नता छ भनेर पनि सोध्नुभएको थियो, जिज्ञासा राख्नुभएको थियो। सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति भनेको त्यहाँभित्र नीति निर्धारण गर्ने र अनुगमन नियन्त्रण गर्ने एउटा उच्च संयन्त्र हो भन्ने कुरा हामीले यति बेर चर्चा गरिसक्यौँ। अब कार्य व्यवस्था परामर्श समिति, जसलाई बिजनेस एडभाइजरी कमिटी भनिन्छ, यो भनेको संसदका बैठकहरू चल्नुभन्दा पहिले संसदका बैठकमा के एजेन्डामा छलफल गर्ने भनेर एजेन्डा निर्धारण गर्ने, के कुरालाई प्रायोरिटी दिने, संसदमा त 10 वटा विधेयक छन् भने कुन विधेयक अघि बढाउने, कुन विधेयकलाई त्यसपछि बढाउने, प्राथमिकता निर्धारण गर्ने, कार्यसूची निर्धारण गर्ने एउटा संयन्त्र हो। त्यो पनि सभामुखको नेतृत्वमा हुन्छ, प्रतिनिधि सभामा भने राष्ट्रिय सभामा अध्यक्षको नेतृत्वमा हुन्छ। त्यसमा सबै पार्टीका प्रतिनिधिहरू हुन्छन्, सरकारको पनि प्रतिनिधि हुन्छन्, कानुन मन्त्री, र यसरी उनीहरूले के गर्ने एजेन्ट, के विषयमा छलफल गर्ने भनेर एजेन्डा निर्धारण गर्ने, र विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गर्ने काम गर्छन्। त्यसपछि मैले अगाडि भनेको थिएँ नि यहाँलाई, सुन्ने समय, विशेष समय भन्ने हुन्छ। त्यहाँ सांसदहरूले आफूले प्रतिनिधित्व गर्ने क्षेत्रका जनताहरूका जनताहरूको आवाजहरू, समस्याहरू बोल्नुपर्छ। त्यहाँ कसलाई कति समय दिने भन्ने विषयहरू पनि त्यहाँ छलफल गरेर निक्योल गर्ने समितिलाई कार्य व्यवस्था परामर्श समिति भनिन्छ। यही समितिले सिफारिस गरेका आधारमा सभामुखले निर्देशन दिएर संसदीय दलहरूको पनि व्यवस्थापन हुन्छ पनि भनेका थियौँ हामीले। सभामुखको अध्यक्षतामा र अध्यक्षको अध्यक्षतामा रहने समिति रहेछ र कार्यव्यवस्था परामर्श समितिको गठन प्रक्रिया के छ सर त्यसो भए भन्नुभएको छ। यो यसको गठन प्रक्रियाको सम्बन्धमा यहाँले प्रतिनिधि सभा नियमावली र राष्ट्रिय सभा नियमावली एक्चुली हाम्रो parliament.gov.np मा गएर यहाँले हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ यो यति 25 जनासम्म सदस्य हुन्छन्, त्यसमा चाहिँ सभामुखले बिचमा हेरफेर गर्न सक्छन् सदस्यहरूको सङ्ख्या, र सभामुख सभापति हुन्छन्, त्यसपछि उपसभामुख हुन्छन्, अनि कानुन मन्त्री हुन्छन्, अनि विपक्षी दलको नेता हुन्छन्, संसदीय दलका सबै पार्टीका चाहिँ सचेतक हुन्छन् होइन, र अरू पार्टीहरूले आफ्ना केही प्रतिनिधिहरू पनि पठाएका हुन्छन्, महासचिव हुन्छन्, प्रतिनिधि सभाका सचिव हुन्छन्। प्रतिनिधि सभातर्फकोमा, राष्ट्रिय सभातर्फकोमा राष्ट्रिय सभाको हुन्छन्। यो कतिको उपयोगी हो भन्नुभएको छ, ठ्याक्कै अब यो यहाँको कोर्समा छैन, ऐन नियमावली पुरै पढ्नु भनेको छैन, त्यही भएर अलिकति जानकारी राख्दा मात्रै त ठिक हुन्छ होइन। तर यो ठ्याक्कै यसलाई चाहिँ महत्त्व दिएर त्यति पढ्नु चाहिँ आवश्यक नहोला होइन। कार्यव्यवस्था दुईवटा हाउसमा दुईवटा छ कि एउटै हाउस एउटैले दुईवटालाई चलाउने के हो यो? दुईवटा सदनमा दुईवटा अलग अलग हुन्छ, किन भन्दा सदनका बैठक त छुट्टा छुट्टै बस्छन् नि त। आफ्नो सदनभित्र चाहिँ को काम कारवाहीको नियमित गर्ने अधिकार त सम्बन्धित सदनलाई हुन्छ नि त, त्यही भएर सदनहरूले आफै आफै बैठक बस्छन् कि। बैठक आज 11 बजे सुरु हुन्छ भने नि, प्रतिनिधि सभाको बैठक उदाहरणका लागि आज 11 बजे बोलाइएको छ, राष्ट्रिय सभाको बैठक 1 बजे बोलाइएको छ भने 10 बजे नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्छ पहिला। त्यहाँ बैठक बसेर जे निर्णय गर्छ नि त्यसले, अनि तत्कालै ती पार्टीको सचेतकले आफ्ना सांसदहरूलाई एकैचोटि ग्रुप म्यासेज पठाइदिन्छ, आजको बैठकमा यो विषयमा छलफल हुँदैछ, तपाईँले यो बोल्नु होला त, हाम्रो पार्टीको तर्फबाट यो यो सांसदले यो बोल्ने कुरा छ, अनि त्यही हिसिमले गएर प्रस्तुत हुने। अनि महासचिव पनि राजनीतिक नियुक्ति नै हो, महासचिव, प्रतिनिधि सभा सचिव, राष्ट्रिय सभा सचिव यी सबै राजनीतिक नियुक्तिका पदहरू, सचिवालय सचिव मात्रै ब्युरोक्रेसीबाट जाने हो। अब हामी यो सचिवालय सचिवको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठन सम्बन्धी कुराहरूमा चर्चा गरिसकेपछि अब हामी यसको कार्य भने पनि भूमिका भने पनि एउटै हो, अब हामी त्यतातिर लाग्यौँ। सचिवालय सञ्चालन, तपाईँले एउटा कुरा, यो संविधानमा भएका कुराहरू, ऐन कानुनमा भएका कुराहरू जस्ताको तस्तै लेख्न सक्दाखेरि बेटर नै हुन्छ, तर अब यसलाई चाहिँ तपाईँले अलिकति सम्झनलाई ठ्याक्कै त्यसरी लेख नलेख्न पनि सक्नुहुन्छ र मिलाएर लेख्न पनि सक्नुहुन्छ। अब सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति भन्नु भने अघि मैले भनेका 2-3 बुँदा सम्झनु पऱ्यो, त्यहाँभित्र नीति कार्यक्रम र बजेटको निर्धारण गर्ने र त्यसको रेखदेख निर्देशन र नियन्त्रण गर्ने मेकानिजम हो। 9 जना सदस्य हुन्छन्, सभामुख अध्यक्ष हुन्छन्, सभामुख भएनन् भने राष्ट्रिय सभाका अध्यक्षले बैठकको अध्यक्षता गर्छन् र यसले सचिवालयको सञ्चालन गर्नका लागि आवश्यक नीति निर्धारण गर्छ, कार्यक्रमहरू बनाउँछ, बजेट निर्धारण गर्छ, अर्थमन्त्रीलाई यसले आफ्नो बैठकमा आमन्त्रण गर्छ र भन्छ हामीले 1 वर्षका लागि संसदमा यो यो कार्यक्रमहरू बनाएका छ, यस्तो यस्तो नीति लिएका छ, त्यसलाई यति बजेट चाहिन्छ, तपाईँले हामीलाई दिनुपर्छ भन्छ, अनि अर्थमन्त्रीले चाहिँ बजेट छुट्याइदिनु पर्ने हुन्छ। यो स्वायत्त निकाय हो कि सचिवालय एउटा स्वायत्त निकाय भएको हुनाले नेपाल सरकारको प्रत्यक्ष नियन्त्रणमा यो छैन, अर्थमन्त्रीसँग परामर्श गरेर यो समितिले आफ्नो बजेट आफै निर्धारण गर्छ। त्यसो भए त धेरै राम्रो भइसक्नु पर्ने हो संसद सचिवालय त भन्नु, त्यस्तो हुन सकेको छैन, किनभने समितिले नै अब धेरैजसो सचिवालयका यो समितिका पदाधिकारीहरू सत्ता पक्षका हुन्छन्, अनि सत्ता पक्षका भइसकेपछि आफ्नै पक्षको चाहिँ सरकारलाई दबाब दिएर अनि त्यसपछि गएर बजेट धेरै मागेर अब धेरै